یہ میرے محبوب مرشد عارف باللہ شیخ العرب العجم مجدد زمانہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ کے پہلے اشعار سنا جائیں گے. اشعار میں سبق ہے, اشعار میں سبق ہے. گانے سننا تو گناہ ہے, اللہ کی نافرمانی ہے, کیونکہ اس میں لڑکی گانے بن رہی ہوتی ہیں, کیونکہ اس میں میوزیکل انسٹرومنٹ گٹار بج رہے ہیں, پیانو بج رہے ہیں, ڈھول ڈھڑپا ہو رہے ہیں. اور حضور صلی اللہ علیہ وسلم فرماتے ہیں میں گانے کے حالات کو بریک کرنے کے لیے بھیجا گیا ہوں. میں اس لیے بھیجا گیا ہوں ٹو بریک دا انسٹرومینٹس, میوزیکل انسٹرومینٹس, میوزیکل انسٹرومینٹس کو توڑنے کے لیے بھیجا گیا ہوں. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں ان سے بہتر ہے جائز ناز شریف جس میں شرک کی بدبو نہ ہو وہ سن لیجیے, ایسے اشعار سن لیجیے. میرے شیخ کی یہ پوری اشعار کی کتاب ہے, اس میں ایسے ایسے اشعار ہیں جو اس کو پڑھ لے گا, یہاں سے کراچی سے ملتی ہے, انشاءاللہ اللہ کی محبت و معرفت پیدا ہو جائے گی. جس کو گانے کی عادت تھی, گانے سننے کی, ان اشعار پہ اچھی آوازوں میں بھی حضرت کے بہت سارے متعلقین اچھی آوازوں میں پڑھتے ہیں, ان کو آپ سنیں گے انشاءاللہ تعالی. جو دل لڑکی میں پھنسا ہوا ہے, جو دل لڑکے میں پھنسا ہوا ہے, جو فیس بک اور یوٹیوب میں گندی ننگی تصویروں میں پھنسا ہوا ہے, انشاءاللہ وہ اللہ کی طرف اس کا رخ مڑ جائے گا. اس میں کیا ملے گا کہ ہم مسلمان ہو کے ننگی تصویریں دیکھنے کے لیے پیدا ہوئے ہیں, ہم اللہ تعالیٰ کو خوش کرنے کے لیے اور حضور صلی اللہ علیہ وسلم خوش کرنے کے لیے پیدا ہوئے ہیں. جب فحاشی بڑھ جاتی ہے تو ایسے لفظ استعمال کرنے پڑتے ہیں. مفتی اعظم پاکستان نے لکھا ہے اس کو تفسیر میں کہ کبھی کبھی شرم کو داؤ لگا کے بھی بیان کرنا پڑتا ہے, اور شرم تو اس وقت آنی چاہیے جب ہم لوگ موبائل کے اوپر ننگی تصویریں دیکھ رہے ہوتے ہیں, چھوٹے چھوٹے بچے بھی. ایک صاحب نے یہیں پہ, کیونکہ یہاں پر کھل کے بیان ہوتا ہے, اپنی جگہ ہے, ایک صاحب نے کہا چھوٹے بچے بیٹھے ہوتے ہیں, چھوٹے بچے ہی تو دیکھ رہے ہوتے ہیں وہاں پہ, یہ تو چلے بچے میں باہر کے گلی کے لڑکے, چھوٹے چھوٹے بچے 10-10 روپے میں فلمیں ڈلوا کے اپنے دوست سے گلی میں کیا کر رہے ہوتے ہیں. آپ بتائیے, اپنے آپ کو ہم سب پاک باز سمجھتے ہیں, بھروسہ کچھ نہیں اس نفس سے ہمارا کا ہے زاہد, اس نفس کا کچھ بھروسہ نہیں, فرشتہ بھی ہو جائے اس سے بدگما رہنا. تو اب سنیے گا, فرماتے ہیں کہ اڑ گیا رنگ حسن فانی کا, اس حسن پہ ہی تو پاگل ہوتے ہیں حضرت والا کے. حضرت والا پی ایچ ڈی تھے بد نظری سے بچنے کے مضمون میں حضرت والا نے فرماتے تھے میں نے پی ایچ ڈی سے بڑھ کے اللہ تعالیٰ نے مجھے مضمون عطا فرمائے. اڑ گیا رنگ حسن فانی کا, کس پہ پاگل ہوتا ہے لڑکا یا لڑکی, کس پہ پاگل ہوتے ہیں, گالوں پہ اور بالوں پر. اس کا رنگ دیکھیے, جو 16 سال کی لڑکی ہے اور اس کے بعد وہ 16 سال کا جو لڑکا ہے بوڑھا ہو جائے گا, کیسا ہو جائے گا, کمر جھک جائے گی, آنکھوں سے کیچڑ بہے گا, سفید بال ہو جائیں گے اور جھریاں چہرے پہ پڑ جائیں گی, اس وقت کوئی ان سے عشق لڑائے گا؟ تو فرما رہے ہیں جن کا نقشہ تھا کل جوانی کا ہے لقب آج نانا نانی کا. جوان ایک دن نانا نانی بن گئے بھائی, کیسا دیکھا تھا ہو گئے کیسے, کیا بھروسہ ہے اس جوانی کا, کیا بھروسہ ہے اس جوانی کا. فلموں میں کیا دیکھ رہے ہیں ہم لوگ, یہی لڑکے لڑکیاں پیار کر رہے ہیں ایک دوسرے, جوانی پیار کر رہے ہیں نا, اور اپنی زندگی کو برباد کر رہے ہیں. انڈین فلموں میں, پاکستانی فلموں, انگلش فلموں, سب اللہ کی نافرمانی ہے. یہ یہودیوں کا کام ہے یہ کام کرنا, انا للہ و انا الیہ راجعون. لائٹ چلی جائے پریشان ہونے کی ضرورت نہیں ہے, انشاءاللہ قبر میں بھی ایسی ہو, جب قبر میں جائیں گے تو اندھیرا نہیں ہوتا. جو مسلمان ایمان والا اس دنیا سے جاتا ہے وہ ایک نور, ایک روشنی آ جاتی ہے قبر کے اندر, ایک نورانیت آ جاتی ہے اس کی. اگر صرف خاتمہ ایمان پر ہو جائے تو اس کی کھڑکی یہاں حیدرآباد سے کھڑکی کھلے گی. شوق وطن میں حضرت تھانوی رحمتہ اللہ نے لکھا ہے یہاں سے حیدرآباد کے قبرستان کی 9 نمبر کی کھڑکی کھلے گی, اور وہاں سے روزہ مبارک کی حضور صلی اللہ علیہ وسلم کے وہاں سے کھڑکی کھلے گی, اور اس کو حضور صلی اللہ علیہ وسلم کی زیارت کروائی جائے گی. ہماری وہ پیری مریدی نہیں ہے کہ ہاں پہ اپنے بس اپنی طرف سے ہانکے جائیں, کوئی ہر بات قرآن و حدیث سے مدلل ہوتی ہے. بزرگوں کی باتیں ہمارے کہ کرنٹ والے بابا کرنٹ لگا رہے ہیں, جو چاہے منہ سے بولتے رہے ہیں. الحمدللہ ہمارے بزرگان دین ایک ایک بات قرآن و حدیث سے مدلل ہوتی ہیں. صرف خاتمہ ایمان پہ جس شخص کا ہو گیا نا تو اس کو حضور صلی اللہ علیہ وسلم کی زیارت کروائی جائے گی, صحابہ کرام کی زیارت ہوگی وہاں پہ اس پہ. اللہ تعالیٰ ہم سب کا خاتمہ ایمان پہ فرما دے. یہ چیز ہے لینے کی, کہاں ہم لوگ زندگی برباد کر رہے ہیں. فرما رہے ہیں ہمیں بھی گرمی لگے گی اور خواتین کو بھی گرمی لگے گی تو جہنم کی گرمی سے تو کم ہے نا یا دین کی باتیں سنائی آ رہی ہیں اور دین کی باتوں میں ٹھنڈک ہوتی ہے حضور صلی اللہ علیہ وسلم کے نام میں بھی ٹھنڈک ہے یہ صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ پیام مدینہ یہ صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ پیام مدینہ مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ ماشاءاللہ یہ سنتے رہتے ہیں نا مدینے والے اشعار علمی تقریریں میں اندر عموم بھی کرنی آتی ہیں مگر اس وقت جیسے آڈینس ہوں گے ویسی باتیں ہوں گی ماشاءاللہ ایک صاحب نے کہا آپ پیون والے کپڑے کیوں نہیں پہنتے حضرت والا سے لکھا آپ لوگ یہ اتنے اچھے اچھے مرغن کھانے کھاتے ہیں سجی کھاتے ہیں اور سیون اپ پی رہے ہیں اور بڑے اور حضرت نے فرمایا لو تم لوگ تو مزے کرو ہم روٹی بھگو کے پانی میں وہ کھائیں ہم لوگ وہ پہلے وہ بولتے ہیں حضرت عمر رضی اللہ عنہ کے 14 پیون لگے ہوئے تھے تو ان کی امت بھی وہاں ان کے لوگ بھی تو ایسی تھے آج کل کے لوگ ہم لوگ مزے کریں اور اولیاء اللہ یوں ہی بس یوں گھومتے رہیں اچھی گاڑی میں آئیے تو میری گاڑی تھوڑی ہے تنویر صاحب کی گاڑی ہے پیسے وہ کمائیں گے مزے غلام کریں گے ہم لوگ دنیا میں وہ لوگ گھسیں گے ہم لوگ دین کے کام میں یعنی ایک مفتی عبداللہ پھولپوری صاحب ہمارے گھر تشریف لائے تھے تو میری کرولا گاڑی تھی وہاں جدہ میں اب تو وہ ہم لوگ یہاں پر آ گئے شفٹ ہو گئے تو وہ مجھ سے بولے تھے تم انجینئر ہو میں انجینئر ہوں آگے آ جائیں بولے تم لوگ کماؤ اور مزے ہم علماء ہی کریں گے اپنی گاڑی میں بٹھا کے اور اپنے ویسوں سے ہمیں کھانا کھلاؤ تم لوگ کیونکہ ظاہر سی بات ہے اور باقی ہماری سعادت ہے علماء کو کھانا کھلانا اولیاء اللہ کو کھانا کھلانا ان کو اپنی گاڑیاں بٹھانا میں نے ان سے بھیک مانگی تھی انہوں نے کہا تھا یہ لوگ خود ہی یہ لوگ کہتے ہیں میں بھی اپنے اولیاء اللہ اپنے شیخ کو یا کسی بزرگ کو گاڑیاں بٹھاتے ہیں حضرت آپ کی ہماری گاڑی برکت والی ہو جائے گی آپ ہماری گاڑی میں اگر تشریف فرما ہوں گے تو ہم لوگ کوئی بھیک نہیں مانگتے کہ آپ ہمیں اپنی گاڑیاں بٹھائیں اور گاڑی واڑی سے کیا ہوتا ہے دنیا تو آنی جانی چیز ہے کبھی فاقے ہیں طائف صاحب کا شعر ہے فاقوں میں نوالوں میں ہم نے تجھے چاہا ہے پت جھڑ میں بہاروں میں فاقوں میں نوالوں میں ہم نے تجھے چاہا ہے در اصل یہ قصہ ہے تو نے ہمیں چاہا ہے گو ہم کو یہ لگتا ہے ہم نے تجھے چاہا ہے یعنی اللہ تعالیٰ کو چاہا ہے جس نے بھی اللہ تعالیٰ کو چاہا ہے اللہ تعالیٰ اس کو ضرور اور ضرور اور ضرور ملا ہے لڑکیوں کے چاہنے سے وہ مل بھی نہیں جائے گی اگر مل بھی گئی نا تو جوتے پڑیں گے نانا لے کے جوتے ماریں گے تو نے میری لڑکی کو پھنسایا چل نکل بےہودہ نالائک ڈنڈے پڑتے ہیں لڑکیوں کے عشق میں ڈنڈے پڑتے ہیں جوتے پڑتے ہیں اور اللہ والوں کے جوتے اٹھائے جاتے ہیں یہ حضرت والا کی باتیں یہاں پہ آواز نہیں آ رہی یہ دیکھو اس میں شاید وہ نہیں ہے اس کا سیل دوسرا منگوا لیں اگر اس میں اب پوچھ لیجیے آواز جا رہی خیریت سے ہو جا رہی ہے اب ہاں دوسرا مائک ہے نا ایک مائک خراب ہے ایک صحیح ہے صحیح والا دینا چاہیے نا اتنی باتیں نکل گئیں بولتے عورتیں بھی بیان سن رہی ہیں تو عورتیں ماشاءاللہ 10 نمبر کی ساری رابیاں بس رہی ہیں بالکل ہی کسی گھر میں ٹی وی ہے ہی نہیں کوئی جانتا ہی نہیں ہے کہ یوٹیوب بھی کوئی چیز ہوتی ہے فیس بک بھی ہے پہلے تو کراچی تھا ہی ہم لوگ آ رہے تھے وہاں ٹنڈو پتہ نہیں کون سے ٹنڈو جام سے شاید تو رستے میں مجھے کچھ احساس ہوا کہ کچھ مطلب ایسی کچھ چیز ہے تو بتایا یہاں پہ کراچی طرح ہائپر مال بن گیا ہے لو بھائی اور ہمارے لڑکے یہاں سے 10 نمبر سے اٹھ کے وہاں ہائپر مال میں کیا جا رہے ہیں وہ لڑکیوں کو دیکھنے جا رہے ہیں مل جائے گی کیا وہ لڑکی مل جائے گی کیا وہ بڑی اچھی وہاں ہوٹل وہاں اور فضول خرچی ہو رہی ہے اتنے مہنگے مہنگے 15,000 کے جوڑے 30,000 کے جوڑے اور اتنے مہنگے مہنگے پین ان سے کیا مل جائے گا اگر وہ چلے وہ پین لے لیا اتنا مہنگا فری کے پیسے آ رہے ہیں کیا بچے نے توڑ دیا اب بچے کو 15,000 کا تم نے پین توڑ دیا یہ ہائپر وال دنیا میں ان کو دیکھیں جو ہم سے کم ہیں آخرت میں ان کو دیکھیے جو ہم سے زیادہ ہیں हम उधर जा रहे हैं और अपनी जवानियों को बर्बाद कर रहे हैं. बूढ़े बूढ़े लोग वहां आके औरतों को देख रहे हैं. ये देखें तो सही हैदराबाद में क्या गुल खिले हैं. ये गुल खिले हैं, ये ईमान को तबाह करने वाली चीजें हैं, ये मार्केट हैं. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं सबसे बुरी जगहें बाजार हैं और सबसे अच्छी जगहें मस्जिद हैं. मस्जिदें बुरी लगती हैं, बाजार अच्छे लगते हैं. आज हम लोगों को खवातीन को भी बहुत अच्छे लगते हैं. हर वक्त जब देखो 8 नंबर में खड़ी हुई हैं, जब देखो रेशम बाजार जा रही हैं. तो शौहरों को चाहिए जरा लेके जाएं, दोपहर के वक्त ले जाएं, बीवी की जायज ख्वाहिश तो पूरी करें ना कम से कम. खुसून जो पर्दे वाली औरतें हैं वो हल्के बयान तो हम सुनते रहते हैं, यहाँ बिल्कुल जबरदस्त वाला जो है. फरमाए हजरत वाला का शेर है, फरमाते हैं मिल गए खाके कब्र में कितने, मिल गए खाके कब्र में कितने, नाज था जिनको जिंदगानी था, नाज था जिनको जिंदगानी का. ये जहां गिर गया निगाहों से, ये जहां गिर गया निगाहों से, जब खुला हाल दार फानी का. यानी जब आखिरत की फिक्र हो गई तो निगाहों से दुनिया गिर गई. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं दुनिया तो मच्छर के पर के बराबर पे नहीं है. अब काफिरों और यहूदियों को ये मच्छर का पर मिल गया है तो उस पर हमें वो नहीं करना चाहिए. उनको तो रॉकेट, वो तो आसमान चांद पे पहुंच गए, हम मुसलमान यही चटाइयां तोड़ रहे हैं. चटाई नहीं तोड़ रहे हम लोग, डायरेक्ट अल्लाह से ताल्लुक हमारा हो गया है. वो लोग तो जैसे हजरत ने एक अजीब बात फरमाई हजरत वाला ने, गौर से सुनिएगा. आरिफ बिल्ला शेखुल अरब वल अजम हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब ने एक बात फरमाई कि अगर कोई बादशाह है और किसी को बुलाता है वो अपने महल में, तो महल में बुलाता है एक साहब जाके डायरेक्ट बादशाह से मुलाकात कर लेता है, और एक दूसरा शख्स है वो बादशाह की पता है चुपके चुपके जाके उसकी लड़कियों को छेड़ रहा है, उसकी चीजों को उठा रहा है, उसकी गाड़ी उठा रहा है, उसके ब्रोस खा रहा है, उसके फ्रिज में घुस के वो खा रहा है, उसकी गाड़ियों को हाथ लगा रहा है, उसके पैसों को चुरा रहा है. एक तो ये शख्स है. तो फरमाया तुम लोग यहूदी और नसरानी और काफिर लोग, इनको जो दुनिया मिल गई है ये दुनिया के चक्कर में पड़े हैं और हमारा ताल्लुक डायरेक्ट अल्लाह से हो गया है. कैसे हो गया? मुसलमान जब देखिए जितने हम लोग बच्चे पैदा हुए, हम जितने भी औरतें पैदा हुई, क्या हुआ? सबसे पैदा होते क्या होता है? सबसे पहले अल्लाह अकबर अल्लाह अकबर, अल्लाह बहुत बड़ा है अल्लाह बहुत बड़ा है. पैदा पहले दिन ही अजान दी जाती है, उसके कानों में अजान दी जाती है कि नहीं? अल्लाह की बड़ाई उसके, ताकि उसके नस नस में अल्लाह की बड़ाई आ जाए. इसका मतलब है अरे अभी तो बच्चा है, उसको क्या पता कार्टून क्या होता है. पहले दिन जो अजान दी जा रही है ये सब क्या है? इसलिए हजरत वाला फरमाते हैं बच्चे पहले दिन ही से उसको सब, वो बोल नहीं सकता मगर आंखों से सब उसको पता चल रहा है कि माँ बाप क्या कर रहे हैं. अगर माँ बाप माँ दूध पिलाते डाइजेस्ट पड़ रही है या गंदी फिल्में देख रही है, ड्रामे देख रही है, तो वो सब बच्चे के ऊपर भी सब अक्स आ रहा है. अगर माँ नेक है, तिलावत करते वक्त जिक्र करते वक्त बच्चे को दूध पिला रही है और जो है टीवी नहीं देखती है, तकवा से रहती है, पर्दे से रहती है, उसका बच्चे पे असर पड़ता है. माँ अगर नेक हो जाए, हजरत थानवी रहमतुल्लाह फरमाया एक वली औरत बनती है ना, एक वली वो 70 सिद्दीकीन पे भारी होती है. सिद्दीक बहुत बड़ा रुतबा होता है. वली कैसे बनेगी औरत? बहुत ही आसान है औरत का वली बनना. पांचों वक्त की नमाज पढ़ ले, रमजान शरीफ के रोजे रख ले और अपनी इज्जत की हिफाजत करें, यानी डाइजेस्ट ना पड़े. और मर्दों गैर महरम मर्दों को मत देखे, टेलीविजन नहीं देखे और शरई पर्दा करे. देवर से, जेठ से, खालू से, फुप्पा से, तायाजाद, चचाजाद, मामूजाद, इन सब से पर्दा. ये खूने तमन्ना करना पड़ेगा वरना आपको सुकून नहीं मिल सकता. आप मजमुआ वजाइफ दुनिया भर के औलिया अल्लाह का पर डालें मगर अगर आप देवर से पर्दा नहीं कर रही आपको सुकून नहीं मिलेगा, आपके ऊपर लानत बरसेगी. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं लानत तो ऐसी औरत पर जो अपने आप को बेपर्दा पेश करती है देवर के सामने, जेठ के सामने, खालू, फुप्पा, तायाजाद, मामूजाद, चचाजाद, जितने लड़के हैं इन सबके सामने आती है तो इसके ऊपर लानत बरस रही है. बताइए मजमुआ वजाइफ आपने पढ़ के रहमत का ट्रक आ गया और हुजूर सल्लल्लाहु अलैहि वसल्लम की लानत वो भी आपके ऊपर आ रही है, तो लानत की वजह से सारा मजमुआ वजाइफ का नूर सब खत्म हो जाएगा. इसलिए इसकी ज्यादा फिक्र की जाए कि हमारी माँ बहन बेटियां और हम मर्द भी, और हम मर्द औरतों से पर्दा करें, औरतें मर्दों से पर्दा करें. ये कोई जोशीली अल्हम्दुलिल्लाह तकरीर नहीं कर रहा, दर्द दिल से अर्ज कर रहा हूँ. अगर अमल कर लेंगे इंशाल्लाह मजा आएगा, दुआएं देंगे. जफाएं सहे कर दुआएं देना यही था मजबूर दिल का शेवा, जो चुप रहेगी ज़बान खंजर लहू पुकारेगा आस्तीन का. یہ حضرت والا نے اپنے شیخ کے ساتھ مجاہدات کیے یہ ان کے شعر ہیں کہ لوگوں نے بڑے مذاق اڑائے حضرت والا کے اور کہ ابھی تو شیخ کی خدمت کر لو جب شیخ چلے آئے گا پھر پتہ چلے گا تم مالٹا چوسو گے اور یعنی تو پھر پتہ چلے گا تمہیں کہاں سے کھانا ملتا ہے اور ماشاءاللہ حضرت والا نے جب حضرت پھول پوری رحمتہ اللہ انتقال ہو گیا تو حضرت والا کے دسترخوان پہ ہزاروں لوگ کھانا کھاتے تھے اللہ والے ہمیشہ سے کسی اللہ والے نے آج تک خودکشی نہیں کی اور جتنے لڑکیوں کے عاشق ہیں لڑکوں کے عاشق ہیں فیس بک اور یوٹیوب اور انٹرنیٹ کے پاگل بنے ہوئے انٹرنیٹ کے پیچھے کہ میں گوگل پہ دیکھوں تو دنیا میں کیا ہو رہا ہے اور خود اللہ سے غافل ہو رہے ہیں جیسی کچھ بھی دیکھیں گے گندی تصویر فوراً آ جائے گی اب بتائیے مرد دیکھے یا عورت دیکھے بی بی سی دیکھیں سی این این دیکھیں جیو نیوز دیکھیں کوئی بھی دیکھیں آپ کوئی بھی ویب سائٹ کھول لیں کوئی بھی سائٹ کھول لیں اکثر اس سائٹ پہ یہی حال ہے کہ گندی تصویر فوراً آ جاتی ہے اس وقت کیا ہم تہجد کا نور سب برباد عمروں کا نور حج کا نور سب برباد ہو جاتا ہے ایک ٹیپ کیا مل گیا اس کے پیچھے پاگل ہو گئے اور اللہ کو ناراض کیے جا رہے ہیں اچھا اس میں مایوس ہونے کی ضرورت نہیں توبہ کر لیں جس کو عادت ہے گندی تصویریں دیکھنے کی سادہ موبائل خرید لیں بھائی مرد بھی اور عورتیں بھی سادہ موبائل خرید لیں میں بہت بور ہوتی ہوں کیا پہلے کی رابعہ بصری عورتیں بور ہوتی تھیں کیا صحابیات جب موبائل نہیں تھا اس وقت بور ہوتی نہیں کیا وہ ہیں یہ تو موبائل تو ابھی آیا ہے ہاں جب ٹیلی ویژن اس وقت پہلے زمانے جو بزرگان دین ان سے پوچھیے جب ٹی وی نہیں تھا تو کیا اس وقت عورتیں لوگ ٹائم پاس نہیں ہوتے تھے ہمارا ٹائم پاس نہیں ہوتا اس لیے پاس نہیں ہوتا کہ قرآن و حدیث پڑھی ہوئی نہیں ہے ورنہ آپ کے پاس وقت ہی نہیں ہوگا اگر آپ کے پاس ٹائم اگر ٹھیک ہے کوئی ضروری نہیں ہے کہ سب عالم بن جائیں حافظ بن جائیں آپ جو ہیں دوبارہ پوچھوائیں آواز صاف آ رہی ہے آپ کے گھر والے بھی آئے ہیں جو عورت اس وقت پہلی دفعہ بیان میں آئی ہے وہ کسی اور بیان میں وہ یہ والے بیان میں ایسی ہی ذرا بات ہوگی اس لیے اعتراض کرنے کے بجائے ان باتوں پر عمل کریں انشاءاللہ فائدہ ہوگا ان کو نظر نہیں آئے گا بزرگ آئے میں پہلی دفعہ تشریف لائیں تو اعتراض کرنے کے بجائے میرے دوسرے بیانات سن لیں کیونکہ یہ والا بیان ذرا اپنے ہی لوگ سارے بیٹھے ہوئے ہیں اس لیے ذرا درد دل سے عرض کر رہا ہوں کہ ہمارے ہی لوگوں کا خانقاہ ہو تبلیغ ہو مدرسے ہو ہمارے لوگوں کا برا حال ہے دوسروں کی کیا بات کہیں انٹرنیٹ کے پیچھے پاگل ہو رہے ہیں یاد ہی نہیں آتا کہ ہم نے چلہ لگایا ہے ہم حضرت والا کے خادم ہیں ہم نے اللہ والوں کی خدمتیں کی ہیں بس موبائل مل گیا ہے ٹھک ٹھک لگے ہوئے ہیں سمجھتے کوئی دیکھ نہیں رہا اللہ تعالیٰ تو دیکھ رہا ہے یہ زمین تو گواہ بن رہی ہے شیخ کس لیے کیا شیخ سے تعلق اللہ کے لیے نا شیخ نہیں ہے اللہ تعالیٰ تو دیکھ رہا ہے یہ شیخ جو بنایا جاتا ہے اللہ کے لیے بنایا جاتا ہے شیخ سے صرف اصلاح کروائی جاتی ہے شیخ ہر وقت پیچھے بھی نہیں دوڑے گا ہمارے کہ بتاؤ تم نے نماز پڑھی بتاؤ تم نے پردہ کیا بس وہ بیان میں اپنا درد دل سے عرض کر دے گا جس کو 100 دفعہ غرض ہو اپنی اصلاح کروائے اپنے عیب بتا کے اپنی اصلاح کروائے کسی کو عیب اپنے نہیں بتانے چاہیے میں شیخ کو ای میل کر کے خط لکھ کر اور محرم کے دستخط کے ساتھ خط لکھ کر اپنے عیب بتا کے اپنی اصلاح کروا لے ان شاء اللہ فائدہ ہوگا فلاح پا گئے وہ لوگ جنہوں نے اپنا تذکیہ کروا لیا آواز جا رہی ہے جی یعنی جنہوں نے اپنا تذکیہ کیسے ہوگا آپ بتائیے تذکیہ کس چیز سے ہوگا گناہوں سے ہوگا اور سب سے بڑا گناہ کیا ہے فحاشی اور یعنی ننگی تصویریں موبائل پہ ننگی تصویریں دیکھنا اور گندی اینڈ سینسر سینز دیکھنا موبائل کے اوپر یہ سب کیا ہے بچے بھی دیکھ رہے ہیں اگر ہمارے گھر میں نہیں ہے نانی کے گھر میں تو ہے دادا کے گھر میں تو ہے خالو اور پھپھا کے گھر میں تو ہے اب جا رہے ہیں ملنے اور پہلے سے فون کرتے نہیں ہیں ہمارے بچے ان کے ساتھ بیٹھ کے کارٹون دیکھ رہے ہیں کارٹون میں کون سی ابھی ایک دوست نے بتایا کارٹون میں سب دکھایا جا رہا ہے کہ بچے پیدا ہو رہے ہیں اور جو ہے الٹے سیدھے سین اور لوگ بولتے ہیں آپ ایسی باتیں مت کریں جو کینسر پھیلا بھائی آپ بتائیے کینسر کی اگر بات نہیں کی جائے گی تو نزلہ زکام کا علاج کیا جائے گا پورے حیدرآباد پوری دنیا میں سب فحاشی کا کینسر ہے فحاشی دن بہ دن بڑھ رہی ہے اور حضرت والا کا ٹاپک ہی ہوتا تھا بد نظری سے بچنے کا اور فرماتے تھے میرے شیخ دنیا بھر کے بڑے بڑے علماء میرے شیخ کے قدموں میں آ کے دعا کرواتے تھے اس کا مطلب ہے میں غلط باتیں کر رہا ہوں دنیا کے سب سے بڑے عالم کون ہیں مفتی تقی عثمانی صاحب داروں کا تم عالیہ اور مفتی عبدالرحمٰن سکھروی صاحب داروں کا تم عالیہ اپنے بیٹوں کے ساتھ آئے دارالعلوم کراچی کے سب سے بڑا اتنے بڑے علم کے سمندر میرے شیخ کے پاس آئے اپنے دونوں بیٹوں کو لے کے دونوں عالم اور حافظ اس وقت بن رہے تھے تو حضرت والا لیٹے ہوئے تھے حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ اور حضرت مفتی عبدالرحمٰن سکھروی صاحب داروں کا تم عالیہ نے فرمایا حضرت میرے بیٹوں کے ہاتھ پہ میرے اپنا مبارک ہاتھ میرے بیٹوں کے سر پہ پھیر دیجیے اور دونوں بچوں نے ٹوپی اتاری حضرت والا عارف باللہ شیخ العرب العجم حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ کے سر پہ ہاتھ پھیر دیا آپ بتائیے اولیاء اللہ کہتے کس کو ہیں جو سنت و شریعت پہ چلتا ہے وہ ولی ہوتا ہے لوگ بولتے ہیں آپ حضرت والا کی باتیں کرتے رہتے ہیں تو وقت مکے ولیوں کے سردار تھے. اب یہ میں اپنی طرف سے نہیں کہہ رہا, میری کی حیثیت ہے, دنیا بھر کے بڑے بڑے علماء نے کہا کہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ ولیوں کے سردار تھے. ولیوں کے سردار کیسے بنے؟ سنت اور شریعت پہ چل کے بنے اور اپنے شیخ پہ فدا ہوا اور فدا ہوئے اور سچوں کے ساتھ رہے. دنیا بھر کے بڑے بڑے سچے میرے شیخ کے پاس آتے ہیں. سچے کون ہوتے ہیں؟ جو عورتوں سے پردہ کرتے ہیں. اس لیے اعتراض سے پہلے ان باتوں پہ عمل کر کے تو دیکھیں پھر کیسا مزہ آتا ہے. ورنہ ہمارے بچے بچیوں کا کیا حال ہے؟ ہمارے بچے بچے کہاں جا رہے ہیں؟ مس گیدرنگ اسکول میں جا رہے ہیں. بچیوں کو ڈاکٹر نہیں بنانا ضروری ہے کیا؟ انٹر کروانا کوئی ضروری ہے کیا؟ ان کو تقوی سے رہنا, بچی کو کرنا کیا ہے, لڑکی کو کرنا کیا ہے؟ یہ مووی نہیں بنائی, تصویر نہیں بنائے گا, آپ آگے ہو کے بیٹھ جائیں. ان لوگوں لڑکیوں کو کیا کرنا ہے؟ شادی سے پہلے ماں باپ کی خدمت, شادی کے بعد شوہر کی خدمت اور بچوں کی, اور بس پڑھائی لکھائی اتنی زیادہ کروا کے اور مس گیدرنگ اسکولوں میں پڑھوا کے کیا کرنا ہے؟ کتنی پہلے کی ایک عورت نے میرے شیخ کو حضرت شاہ فیروز عبداللہ میمن صاحب دارال قاتم علی کو فون کر دیا, کیا آپ نے ہماری بچی کا میڈیکل چھڑوا دیا. پھر اور میڈیکل چھڑوا دیا حضرت, اور بدتمیزی کرنے لگی. جو بدتمیز ہوتا ہے نا اس پہ اللہ کا غضب نازل ہوتا ہے. من عاد علی ولیا فقط آزنتہ بالحرب, حدیث شریف میں آتا ہے. ہماری کوئی بات الحمدللہ قرآن و حدیث کے خلاف نہیں ہوتی. حدیث میں آتا ہے جو اللہ کے ولی سے دشمنی رکھتا ہے اللہ تعالیٰ کا اعلان جنگ ہے اس کے لیے. اس کی تفسیر میں لکھا ہے اللہ والوں سے جو بغض رکھتا ہے, جو بدگمانیاں کرتا ہے, جو ان پر اعتراض کرتا ہے. اگر بات سمجھ میں نہیں آتی تو علماء سے پوچھ لیجئے. اگر کوئی ایسی بات ہوگی تو سچے اللہ والا ہوتا ہے, آپ اس کو خط لکھ دیجئے وہ, مگر خط علماء جاہل والوں جاہلوں والا خط مت لکھیں. علماء کو خط دکھائیں پہلے کہ میں شیخ کو خط لکھ رہا ہوں کہ یہ صحیح ہے. وہ بتائیں گے نہیں بھائی یہ تو انہوں نے صحیح بات کی ہے. ان پہ علماء کرام کا اعتماد ہے. میں اپنی بات کیا, میں صرف اس لیے بتا رہا ہوں تاکہ لوگوں کا اعتماد ہو. یہاں سب سے بڑا مدرسہ کون سا ہے؟ 9 نمبر کا مدرسہ مزاحلوم ہے, ٹھیک ہے. تو وہاں دو عورتوں نے خط لکھا کہ ہم لوگ اپنی اصلاح کروانا چاہتے ہیں تو کس سے اصلاح کروائیں؟ تو حضرت مفتی عامر صاحب نے, مفتی سرحال مومن صاحب جو اس وقت کے اتنے بڑے مفتی ہیں, اس فقیر کا نام دیا کمال سے اپنی اصلاح کروا لیں. خط وہ سننا تو حضرت والا کے خلیفہ ہیں اور کمال سے آپ اپنی اصلاح کروا لیں. تو علماء کرام کا الحمدللہ اعتماد ہے, اللہ کا شکر ہے. کیونکہ یہاں پہ یہ ہماری جگہ ہے, قاضی صاحب ہمارے ہیں, بہت عرصے سے یہاں بیان کر رہے ہیں جب شروع ہوا تھا اس لیے, اور یہاں پہ اکثر پرانے لوگ آتے ہیں اس لیے کھل کے یہاں بیان کیا جاتا ہے. مسجدوں والا آپ بیان سن لیجئے, وہاں بالکل مدلل قرآن و حدیث سے مدلل بیان ہوتا ہے الحمدللہ. ماشاءاللہ کیونکہ ہمیں اسی مضمون کی تو ضرورت ہے. یہ نوجوان کیوں آئے, یہ اپنے دوستوں کیوں لایا ہے؟ اس لیے لایا کہ تاکہ لڑکیوں سے بچنے کی باتیں بتائیں گی, ان کی جوانیاں بچ جائیں گی. جتنے لوگ آئے یہاں پہ ماشاء اللہ انہوں نے باتیں سنی. ایک صاحب نے بتایا کہ ماشاء اللہ اس نے اسی مدرسے میں بیان ہوا تھا, اس نے بیان سن کے سارے گانے اپنے لیپ ٹاپ سے ڈیلیٹ کر دیے. فائدہ ہوا کہ نہیں ہوا؟ جو اپنے گانے ڈیلیٹ کر رہا ہے تو ان مجلسوں سے فائدہ ہو رہا ہے کہ نہیں ہو رہا؟ میں کوئی جھوٹا انسان ہوں کیا؟ آپ میرے گھر والوں سے پوچھیں. سچا اللہ والا وہ ہوتا ہے جس کے گھر والے بھی اس سے خوش ہوں, اور جس کے جو سنت و شریعت پہ چل رہا ہو, اپنی جان کو گھلا رہا ہو سنت و شریعت پہ چلنے میں. اس لیے اعتراض کرنے سے پہلے اپنے گریبان میں جھانکنا چاہیے کہ ہمارے کیا حال ہے. ایک شخص نے حضرت تھانوی رحمۃ اللہ پہ اعتراض کر دیا, وہ مجدد بہشتی زیور لکھنے والے اور جاہل جھپٹ تو ہیں ہی, اور یہ انہوں نے یہ لکھ دیا, انہوں نے یہ لکھ دیا, انہوں نے کھل کے بیان کر دیا. ارے بھائی یہ مسئلے تو میاں بیوی کے پیش آتے ہیں. علماء کو وہ انہوں نے لکھ دیا اس میں بہشتی زیور کے اندر, اس میں آپ اعتراض کیوں کر رہے ہیں؟ بہرحال اعتراض کرنے والے تو بہت ہوتے ہیں, اعتراض کر رہے تھے. ایک صاحب نے حضرت تھانوی رحمۃ اللہ اعتراض کیا, انہوں نے کہا ان کی نیکیاں بھی تو دیکھو, یہ سب لوگ جو آ رہے ہیں یہ ٹوپیاں ان کے سروں پہ آ گئیں, ان کے داڑیاں آ گئیں, کتنی عورتیں آ رہی ہیں انہیں پردہ کر لیا, تو یہ ایسی آ رہی ہیں؟ یا ہم نے کوئی اشتہار دیا تھا؟ یہ مدرسے میں اتنے لوگ آ سکتے تھے, کہاں سے آ گئے؟ ہم نے کوئی بس میسج چلا دیا ہے, لوگوں کو بتا دیا کہ بیان ہوگا, اتنے لوگ اپنے ضروریات زندگی چھوڑ کر یہاں پہ کیا سننے آئے؟ کچھ ملتا ہے نا ان لوگوں کو, کچھ اشبار آنکھیں ملتی ہیں, کچھ درد بھرا دل ملتا ہے, کچھ دل میں انقلابات آتے ہیں, دیکھ رہے ہیں خود ہی اپنی آنکھوں سے دیکھ رہے ہیں کہ حیدرآباد کیسے بدلتے چلے آ رہا ہے, کراچی بنتا جا رہا ہے, بالکل ٹھنڈی سڑک کا کیا حال ہو گیا ہے. سب سمجھ رہی ہیں بس ہم بھی کراچی والی لڑکیوں کی طرح بے پردہ گھومیں گی تو لوگ لڑکے ہمیں دیکھیں گے تو ہم کچھ ہو جائیں گی؟ کچھ نہیں ہوں گی, آپ کے اوپر عذاب برسے گا, اللہ تعالیٰ آپ سے ناراض ہو جائیں گے اگر آپ بے پردہ نکل کے ہائپر مال میں کہیں بھی کسی مال میں جائیں گی اور اللہ کو ناراض کریں گی. وہی چیز نیشم گلی میں مل جاتی ہے, ضروری ہوتی مہنگی مہنگی جگہوں پہ جا کے اپنی آنکھوں کو خراب کرنا. اور کراچی میں وہ امتیاز کھل گیا, इतना रश सिर्फ 10 रुपए बचाने के चक्कर में काउंटर पे खड़े हुए पूरी फैमिली खड़ी हुई है जिस्म से जिस्म टच हो रहे हैं और जब कोई चीज ले रहे हैं पीछे से एक औरत आ गई पीछे से ठप्पा लग गया उधर धक्का लग गया एक सिर्फ सीरियल खरीदने के लिए पागल हो रहे हैं इम्तियाज से हम खरीदेंगे मगर इम्तियाज वालों से हमारी कोई दुश्मनी नहीं है ऐसे वक्त में चले आए ये तो मैं सिर्फ इसलिए बता रहा हूं कुछ लोग ने धंधा बना लिया बस इम्तियाज के अलावा कहीं से खरीदनी नहीं है हम लोगों को अरे भाई किरियाना से भी मिल जाती है चीज चलो 10 रुपए महंगी मिलेगी ईमान तो बच जाएगा माशाल्लाह ठीक है इम्तियाज जाना इम्तियाज वालों से कोई दुश्मनी नहीं है वो हमारे पास आ जाएंगे इम्तियाज वाले हमको समझा देंगे वो ना हमारी टपाल दानों से ना हाइपर मॉल वालों से कोई दुश्मनी है जिस तक रश नहीं हो ठीक है चले आए मगर नजर बचाते हुए जो मुत्तकी लोग जिन्होंने दीन सीख लिया ठीक है चले आए मगर बता रहा हूँ कि हर इसको शुगल बना लिया है इसके बगैर तो गुजारा ही नहीं जैसे कोई माशाल्लाह जैसे इम्तियाज इस वक्त खुला इस वक्त रश नहीं है सुबह ही सुबह का वक्त है उस वक्त जाके शॉपिंग करके आ गए इस वक्त रश नहीं है गुनाहों से बचते हुए मगर इसको जरूरी समझ लिया इतने रश में जा रहे हैं और लाइनें लगी हुई है और औरतों के जिस्म से टच हो रहा है ईमान बर्बाद हो तो हो बस हम चीज खरीद लें 10 रुपए महंगी सस्ती वाली ईमान बर्बाद हो जाए हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि आंखों का जिना है नजरबाजी जिनल आईन या नजर बुखारी शरीफ में आ रहा है हम इसको मामूली समझ रहे हैं ऐसे यहूदियों की बातें असर करने लगी हैं और हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बातें अरे मौलवियों की बातें हैं आंखों का जिना हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं भाई ये मौलवी की बात कहां से आ गई और खबरदार फरमा रहे हैं करीब आ जाइए खबरदार फरमा रहे हैं कि आवाज जारी है मस्तूरात में अभी अल्हम्दुलिल्लाह मेरा बयान हुआ टंडो जाम की यूनिवर्सिटी के अंदर प्रोफेसर में बयान हुआ उसके बाद एक छोटा बच्चा 10 साल का बयान खत्म हो गया मुझसे आके कह रहे हैं आप बहुत अच्छे हैं बड़ा अच्छा बयान किया आपने माशाल्लाह उसको क्या वो यही बयान हुआ था उस वक्त बदनजरी से बचने पर बच्चों को भी ये बात पसंद आ रही है छोटे छोटे बच्चों पे ये बात असर कर रही है क्योंकि वो देख रहे हैं जैसे बच्चे मोबाइलों में लगे हुए वीडियो गेम खेल रहे हैं गंदी तस्वीरें देख रहे हैं गाने सुन रहे हैं FM पे चैनल सुन रहे हैं और अल्लाह को नाराज कर रहे हैं छोटे छोटे बच्चे भाई मेरे शेख के पास इतने खत आ रहे हैं और उसकी वजह से उनके अखलाक खराब हो रहे हैं माँ बाप से बदतमीजी कर रहे हैं जाहिर सी बात है जिसका दिल जिसका लग गया हो किसी जुल्फ यार में क्या उसका जी लगेगा किसी कारोबार में किसी पढ़ाई में दिल लग सकता है उसका हदीस में आता है औरतें आधी अकल की होती हैं बड़ी बड़ी अकल वालों की अकल उड़ा देती हैं हदीस शरीफ में आ रहा है अब बताइए आधी अकल तोड़ी गई वैसी औरत को देखते ही पागल हो गया इंसान गिद्दू बंदर में चले आए एक साहब गए अभी यहाँ बैठे हुए गिद्दू बंदर गए थे बताए थे अक्सर लोग इसी लड़के लड़कियों के चक्करों में वाले वहाँ पागल पड़े हैं हैदराबाद का सबसे मशहूर है गिद्दू बंदर पागल खाना ये लड़के लड़के लड़कियां ये गिद्दू बंदर ही भिजवा देते हैं ये लोग पागल कर देते जहन को हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं औरतें आधी अकल वाली होती हैं बड़ी बड़ी अकल वालों की बड़ी बड़ी अकल वालों की अकल उड़ाया जी साइंसदानों की एक और मेरे शेख ने फरमाया अपने PhD की डिग्रियों पर अपनी अच्छी तनख्वाहों पर और अपने आलिम और हाफिज और कारी होने पर अपने खलीफा अपने बयानात के जो स्टाइल है ना ये जो मैं अभी बयान कर रहा हूँ इन पे कभी नाज बाज मत करना अपनी शक्ल पे औरतें नाज मत करें अपने कपड़ों पे नाज मत करें एक हजरत ने एक अजीब बात फरमाई गौर से सुनिएगा एक डबल PhD शख्स था डबल PhD कितनी मेहनत से PhD होती है ना मास्टर्स किया इंटर किया अच्छी पोजीशन आई PhD किया फिर डबल PhD किया और अकड़ के चलता मैं डबल PhD हूँ 1 करोड़ तनख्वाह है डबल PhD हूँ मैं अच्छी गाड़ी में घूमता हूँ अकड़ के चलता था फिर फरमाया कि उसको हजरत वाले ने गटर का पानी पीते हुए देखा कहां गई अब सारी डबल PhD इसलिए मेरे शेख ने फरमाया जवाल नेमत से भी डरते रहना चाहिए किसी वक्त भी अल्लाह को इस नस दबा दे यहां से सारी अकल वकल सब इधर उधर हो जाएगी इसलिए और ये मेरे शेख ने 3 बातें खास बता रहा हूं जिससे लोग फौरन अजाब में मुब्तला हो जाते हैं 1 वालदैन के नाफरमान जिसने भी वालदैन को सताया है दुनिया में उसके ऊपर अजाब आ गया है अम्मी अब्बू की पॉकेट मार रहे हैं और लड़की की वजह से अम्मी अब्बू को परेशान किया हुआ है अम्मी रातों को इंतजार कर रही है मेरा बेटा आएगा और बेटा लड़कों के साथ सुट्टे मार के रात के 2 बजे आ रहा है 12 बजे आ रहा है माँ आंखों से आंसू और फोन भी नहीं उठाते जालिम नालायक नौजवान नालायक है जो फोन नहीं उठाता है बहुत ही नालायक और कमीना शख्स है जो अपने अम्मी अब्बू का और अपने शेख का फोन नहीं उठाता है शर्म आनी चाहिए अब्बू ने फोन अपनी मेहनत की कमाई से फोन कर रहे हैं और उठा ही रहा क्यों नहीं उठा रहा क्योंकि लड़का मिल रहा है ना क्योंकि लड़की मिल रही है तुम्हें मजा आ रहा है इन लड़कों के साथ मैं सच बता रहा हूं अगर तुम्हारे ऊपर फालिज गिर गया ना यही लड़के लड़कियां तुम्हें बोलेंगे अरे जाओ तुम्हारे ऊपर फालिज गिर गया हमारे तुम्हारे पैसों की तो आशिक थे हम निकलो यहां से जो अपने माँ बाप से पैसा मांगो जाके ये सिर्फ खुद गरज होते हैं गली में लड़के बैठने वाले और जो सहेलियां हैं नौजवान लड़कियों तुमने बनाई हुई है ये सब खुद गरज है सिर्फ तुम्हारी शक्ल के आशिक हैं तुम्हारे पैसों के आशिक हैं और अल्लाह वाले दिल के आशिक होते हैं दिल के आशिक से मुराद किसी लड़के को आशिक नहीं होता मतलब ये चाहते हैं कि मैं भी और हम सब लोग अल्लाह वाले बन जाएं उनकी नजर दिल पर होती है किसी के जेबों पे नहीं होती और पूछ लें कारी साहब से हम कोई पैसे लेके बयान करते हैं 1 पैसा भी नहीं लेते बल्कि हम पैसे اللہ کا شکر ہے اللہ کا فضل ہے ہم تو جہاں بھی جاتے ہیں اپنے خرچے پہ اپنے پیسے خود جمع کراتے ہیں سب سے شیئر کر کے اتنا جیسے تبلیغ جماعت والے کرتے ہیں شیئر کر کے اور جتنا حصہ میں بنتا ہے وہ کر لیتے ہیں اور جو شیئر نہیں کروا سکتا میں نے تو سب سے کہا ہوا ہے اگر کسی وجہ سے کوئی میرا سفر کرتا ہے اور پیسے نہیں ہیں بھلے پیسے نہ ہو ہم خود ہی انتظام کر دیں گے مگر سفر اس وجہ سے ملتوی نہ کرے ہمارے جو احباب ہیں کہ بھائی پیسے نہیں ہیں پیسے نہیں تو کیا ہو گیا میں آپ کو پیسے دے دوں گا انشاءاللہ تعالی مگر میرے پاس کوئی فیکٹری نہیں ہے نہ میرا کسی کوئی شیخ سے آپ سمجھیں گے میرے ابو سعودی عرب میں رہتے ہیں کوئی ریال آ رہے ہیں میں اپنا خود ہی کماتا ہوں ابو کے پیسوں پہ مجھے کوئی گزارا وزارا نہیں ہے یہ مت سمجھے کوئی شیخ سے تعلق قطر سے تعلق ہے جدہ سے کوئی پیسے آ رہے ہوں گے ایسی کوئی بات نہیں ہے اللہ تعالیٰ کا انتظام ہوتا ہے جو تقویٰ سے رہنے کی کوشش کرتا ہے وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبْ ایسی جگہ سے رزق دیتے ہیں اللہ تعالیٰ جہاں سے گمان بھی نہیں ہوتا جو توبہ کرے گا جو استغفار کرے گا جو سچی توبہ کر لے گا لڑکیوں کو چھوڑ دے گا فیس بک کو چھوڑ دے گا یوٹیوب کو چھوڑ دے گا لات مار دے گا یہ اتنے عرصے سے آ رہے ہیں ہنستے رہتے ہیں ہاف سلیپ شرٹ پہنے جینس کی پینٹ پہن کے اس کو مزہ بڑا آتا ہے ساری باتیں اس کو یاد ہیں مگر ظالم آتا رہتا ہے ایک دن دل میں داڑھی ایک دن آ بھی جائے گی بےچارا ایک دن کلین شیو کر کے اس کو داڑھی تو اچھی چیز ہے نا یہ رکھنی چاہیے داڑھی والے اچھے لگتے ہیں کہ نہیں ماشاء اللہ فون کرتا رہتا ہے یہ دعا ہر وقت فون کرتا رہتا ہے مجھے یہ دعا کر دیجیے وہ دعا کروا دوں میں پاس ہو جاؤں کبھی کہاں کبھی انٹرویو دے رہا ہے کبھی کہاں انٹرویو دے رہا ہے ہر وقت فون کرتا رہتا ہے ایک دن انشاءاللہ جس کو ایک شخص تھا پاگل کو دیکھ کے ہنس رہا تھا پاگل کو دیکھ کے پاگل جو ہے حکیم جعلی نیوز کو دیکھ کے ہنسنے لگا تو حکیم جعلی نیوز اپنے شہر میں شکل میں شیشے میں شکل دیکھنے لگا کہ شاید لگتا ہے میں بھی پاگل ہو گیا ہوں کیونکہ پاگل مجھے دیکھ کے ہنس رہا تھا حضرت والا نے فرمایا جو شخص کسی اللہ والے کو دیکھ کے خوش ہو جائے اور حیران اس طرح حیران ہو جائے ایک دن انشاءاللہ وہ بھی اللہ والا بننے والا ہے وہ خوش ہو جائے کہ دیکھو کیسے پیارے لوگ ہیں اللہ والے واقعی میں پیارے ہوتے ہیں وہ اپنی زندگی گھلا رہے ہوتے ہیں وہ سچے لوگ ہوتے ہیں اور کیونکہ ہم لوگوں کو تو ایسے لوگ اچھے لگتے ہیں جو ذرا رٹی رٹائی تفریحیں کرتے ہیں اور پیسے لے کے بیان کرتے ہیں اور سب لوگ یعنی یہ ہوتا ہے نعرہ تکبیر اللہ اکبر اور کیا صحابہ وہ جی فنا اس میں تو ہمیں مزہ آتا ہے ان لوگوں میں اور یہ والی باتیں نہیں نہیں بھائی دلی کی دم پہ جب پیاؤں پیر رکھے تو کیا ہوتا ہے میاؤں کرتی ہے کہ نہیں کرتی بتائیے یہی تو ہمارا کینسر ہے سالی سے پردہ ہے نہیں بھابھی سے پردہ ہے نہیں خالہ کی لڑکیوں سے پردہ ہے نہیں اور اعتراض کرنے چلے جبکہ حضور صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں کیا حضور صلی اللہ علیہ وسلم کی بات پہ یقین نہیں ہے کیا فرماتے ہیں ایک عورت آئی یا رسول اللہ دیور شوہر کے بھائی کے بارے میں کیا حکم ہے حضور صلی اللہ علیہ وسلم فرمایا شوہر کا بھائی تو موت ہے موت آپ کا دل صاف ہو نظر پاک ہو آپ شریعت کے خلاف چل رہی ہیں خاتون صاحبہ اور ایک مرد صاحب آپ بھابھی سے پردہ نہیں کر کے آپ شریعت کے خلاف چل رہے ہیں یہ بہانے چھوڑیں کہ آپ کا دل صاف ہے حضور صلی اللہ علیہ وسلم کے آگے آپ کا دل صاف ہو سکتا ہے کیا وہ تو فرمائے دیور تو موت ہے بھابھی بھی موت ہو گئی بھابھی سے تو پردہ ہے نہیں ہمارا اور جب میکے جاتے ہیں اپنی بیگم کو لے کے سالی سے پردہ ہے نہیں بولتے سالی تو آدھی گھر والی ہے بیگم صاحبہ جیسے ہی اپنے گھر جائے گی اپنی اماں سے ہی تو ملے گی اور سالی تو اپنی اماں سے ملتی رہتی ہیں وہ سوچیں گے اوہو ماشاء اللہ بہنوں ہی آئے ہیں ذرا ان کے لیے چائے تو لے کر آؤں چائے لے کر آئیں گی بہنوں ہی سے باتیں کریں کیا سمجھیں یہ اچھے اخلاق ہیں یہ اچھے اخلاق ہیں اور سالی کو آنکھوں کا زنا کر کے دیکھنا اچھے اخلاق ہیں اخلاق نام ہے مدارات الخلق ما مراعات الخالق یعنی اللہ لوگوں سے محبت کرنا اللہ کی حدود کی رعایت رکھتے ہوئے سالی سے محبت کرنا جائز ہے کیا نامحرم ہے کتنے لوگوں نے میرے شیخ کے پاس اور دارالافتاء میں کیس آئے کہ اپنی بیوی کو چھوڑ کے سالی کے عشق میں مبتلا ہو گئے کیونکہ سالی اکثر چھوٹی عمر کی ہوتی ہے نا اس کے دیکھ کیوں نہ ہے اس کو اگر وہ آ گئی تو باہر کمرے سے نکل آئیں سالی سے کیوں نہیں پردہ کرتے یہ مت سوچیں کہ ان کو ہضم نہیں ہو رہا ہے بیان بلکہ یہ کسی وجہ سے جا رہے ہوں گے اگر کوئی اٹھ کے جانے لگے کبھی کوئی بدگمانی کرنے مت لگے ماشاء اللہ ہٹے کٹے ہیں اور ایل ایم سی میں پڑھتا ہے لیاقت میڈیکل کالج میں اور نظر چکاتا ہے بچتے ہو لڑکیوں سے کہ نہیں بچتے ہاں ضروری ہے بھائی بچنا تمہیں ڈاکٹر بن رہا ہے ہنس رہے صاحب ڈاکٹر بن رہا ہے مگر ماشاء اللہ لیڈیز کو لفٹ نہیں کراتا ایک اور صاحب ہے صبح سے آئے ہوئے تھے وہ چلے گئے ٹنڈو جام پہ پوچھ رہے تھے میری کل پریزنٹیشن ہے تو لڑکیاں مجھ سے سوال کریں گی کیونکہ ظاہر سی لڑکیاں بھی پڑھتی ہیں مگر لڑکیوں کو جائز نہیں کہ ڈاکٹر نہیں بنے وہ انجینئرنگ میں بنے تمہیں وقرن قرآن شریف کی آیت سے بڑھ کے کوئی چیز ہے کیا وقرن فی بیوتی کننا اپنے گھروں میں ٹھہری رہو بلا ضرورت گھر سے باہر مت نکلو فلا تخزانا بالقول اے نبی کی بیویوں جب بات کرنا ہو اپنی آواز بھاری کر کے بات کرو تو جب آپ وائیوا دیں گی तो जाहिर सी बात है जब वाइवा देने जाएंगी तो तन्हाई होगी कि नहीं, वाइवा वाले आदमी से तन्हाई होगी, और बड़ा पाकबाज है वो, बड़ा बाहया आदमी बैठा हुआ है, चलो अगर दाढ़ी वाला भी है तो दिल खराब होने में वक्त कितना लगता है, अगर दाढ़ी वाला है तो औरत के साथ तन्हाई कैसे कर रहा है, दाढ़ी हो या ना हो औरत के साथ तन्हाई हराम है, हदीस शरीफ में मना आया है, तो वाइवा में तो तन्हाई हो रही है, अपनी बेटी को 5 साल का लियाकत मेडिकल में डॉक्टर नहीं पढ़ा रहे हैं, और कितना ही बच ले भले नकाब करके जाए मगर आंखें तो खुली हुई है, लड़के उनकी आंखों को देख रहे हैं, और वाइवा के दोनों आईज कॉन्टेक्ट हो रहा है, तो मुझसे पूछने लगा कि प्रेजेंटेशन में देने जा रहा हूं तो मैं कैसे बचूं, लड़के बन सकते हैं डॉक्टर इंजीनियर, कोई ऐसी यूनिवर्सिटी है नहीं वो लड़कियों से बचते हुए इंजीनियर और डॉक्टर बन सकते हैं, मैं लड़कियों को नहीं कि आप इनको इंजीनियर बनाए डॉक्टर नहीं बनाए, क्या करेगी 5 साल जाया करेगी, हमारे पैसे भी जाया होंगे, मां बाप फिर पिटाइयां करते हैं, बेटे हमने तो 2 लाख रुपए जमा कराए थे एलएमसी के अंदर, तुम डॉक्टर नहीं छोड़ रही हो तो आपने बनाए क्यों, आप क्या चाहते हैं, क्या ये क्या चाहते हैं, पैसा चाहते हैं, पैसा बेटी से पैसा नहीं करवाते हैं क्या है? बेटी तो बस जब तक माँ बाप के पास है वो जो है माँ बाप की जिम्मेदारी है, शोहर के पास शोहर की जिम्मेदारी, शोहर जाके ईंटे तोड़े और बेटी को खिलाए जाके, रोटी कपड़ा मकान शोहर के जिम्मे है, ये लड़की के जिम्मे नहीं है कि वो जाके अपने पसीना निकाल के और टैक्सी में जा रही है, वो लाहौर में और कराची में टैक्सी शुरू हो गई है, एक और नई फितना शुरू हो गया कि औरत टैक्सी चलाएगी उसमें सिर्फ औरतें ही बैठेंगी, ये एक नया फितना शुरू हो गया, और उसमें ये बोला उन्होंने कि स्कार्फ पहन के जरूरी है, स्कार्फ तो पहना हुआ है चेहरा तो खुला हुआ है, चेहरे पे तो लानत बरस रही है, अल्हम्दुलिल्लाह मेरे शेख फरमाते हैं हम तो जो फिल्म में काम करने वाली है उनके लिए भी हमारी दावत है, हम उनको हकी नहीं समझ रहे, उनको चोट लग जाएगी वो भी अल्लाह वाली बन जाएंगी, जो डॉक्टर नहीं है कितनी डॉक्टर नहीं है उनको हकी नहीं समझ रहे, बेचारी मजबूर है कोई वजह रही होगी, डाइवो में काम करने वाली फजाई मासियां जो एयर होस्टेस है उनको हकी नहीं समझ रहे और उनको कोई मजबूरी होगी, मारिए क्या मजबूरी है कि अल्लाह के हुक्म को तोड़ के तुम जो है पैसेंजर्स की खिदमत कर रही हो, मुसाफिरों की खिदमत कर रही हो, तुम्हें माँ बाप नजर नहीं आते खिदमत करने के लिए, शोहर नजर नहीं आता खिदमत करने के लिए, ये सऊदी एयरलाइन में पीआईए एयरलाइन में एमिरेट्स लाइन में तुम पैसेंजर्स की खिदमत कर रही हो, बगैर महरम के सफर कर रही हो, अच्छा अच्छा लिबास पहन के और जो है नेल पॉलिश लगा के और लोगों को सर्व कर रही हो, और मुल्ला साहब भी पागल हो रहे हैं, नीम मुल्ला जब वो पूछते हैं सर एयर होस्टेस आती है सर आप जो है मीट लेंगे फिश लेंगे चिकन लेंगे, और मुल्ला साहब की तो उस वक्त जो है मुल्ला की खास बात कर रहा हूँ, मुल्ला साहब जो नीम मुल्ला है उनकी तो हवा ही खिसक जाती है, यार वहां तो सब मुरीदीन वगैरह होते हैं और मस्जिद के इमाम साहिबान होते हैं मगर यहाँ तो कोई भी नहीं है, मेरा उम्रे का टिकट आ गया मैं अकेले उम्रा करने जा रहा हूँ, अब जरा देखो तो सही एयर होस्टेस होती कैसी है और वहां देख रहे हैं उनको, सुनिए आप रहती कहाँ पर है और अखलाक से पेश आ रहे हैं, मैं गुलशन वो तो उनको तो ट्रेनिंग ही दी जाती है कि आप पैसेंजर से अच्छे अखलाक से पेश आए और उनको बुद्धू बना के अपनी अपनी फ्लाइट जो है अचीव कर लें, आप कहाँ रहती हैं, सुनिए मैं तो जो है गुलशन इकबाल में रहती हूँ, वो नरम आवाज से बात करेंगी, और मुल्ला साहब क्योंकि लतीफ होते हैं वो अल्लाह अल्लाह करते हैं उनका दिल नरम हो जाता है, वो पागल हो गए ओहो ये तो मुझे लिफ्ट करा रही है, इतनी तो मेरी बीवी मुझे लिफ्ट नहीं कराती है जो नालायक बीवियां होती हैं जो लिफ्ट नहीं कराती है, आपको शोहर जैसा भी मिला है भले पसीने की बू उसके अंदर से आ रही है, भाई बाहर से आएगा तो पसीने की बू ही आएगी, इतनी गर्मी तो चल रही है, आप क्या समझ रही हैं, आपके अंदर जो फिल्म एक्टर टीवी के ऊपर आ रहे हैं वैसा आपको शोहर होगा क्या, बोलो तो सब सिर्फ जाहिरी तौर पे जो है मेकअप शेकअप करके इतनी क्रीमें थोपते हैं कि बस बता नहीं सकता, और क्लीन शेव डबल के और 5-5 शेवें लगा के आते हैं, और उसके बाद तो जब बीवी उसको देखेगी आंखों का जिना करेगी अपना शोहर कैसे अच्छा लगेगा, इसलिए औरतों को भी हुक्म है कि वो नामहरम मर्दों को मत देखें, इसलिए टीवी देखना हराम है। अभी 3 दिन पहले एक साहब मुझसे आए 50 साल की उम्र होगी उनकी, मुझसे रोने लगे वो आके कहने लगे मेरी बीवी ने पैसे लेके मुझसे टैब खरीद लिया है, टैब खरीदने के बाद दिन रात वो उसमें लगी रहती है, 25 साल हो गए उनकी शादी को और अब वो बोल रही है शोहर मुझे तुम अच्छे नहीं लगते, क्या वजह है, टैब के ऊपर नंगी तस्वीरें देखी जा रही हैं, टैब के ऊपर फिल्म और यूट्यूब पे ड्रामे देखे जा रहे हैं, जब ड्रामों वाले लड़कों को देखेगी अपना बूढ़ा शोहर अच्छा लगेगा उसको, इसलिए हुक्म ये दोनों के लिए अल्लाह ताला ने दिया है, कुल लिलमुमिनीन यगुज्जु मिन अबसारिहिम, मोमिन से फरमा दें अपनी नजरों को झुका लें और अपनी शर्मगाहों की हिफाजत करें, और औरतों के लिए अलग फरमाया कुल लिलमुमिनाती यगुज्जुना मिन अबसारिहिन व यहफजना फुरूजहुन्ना, ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम ईमान वाली औरतों से फरमा दें कि अपनी नजरों को झुका लें और अपनी शर्मगाहों की हिफाजत करें, और जो माएं बहनें बेटियां आई हैं वीडियो गेम भी मत खेलें, वो शोहर चला गया अपना टाइम पास करने के लिए आप वीडियो गेम खेल रही हैं, अभी आप वीडियो गेम खेल रही हैं तो आप बच्चे वाली भी होंगी, चले अगर औलाद नहीं है तो दूसरे लोग तो घर के अंदर है वो आपको देखेंगे आप वीडियो गेम खेल रही हैं, वीडियो गेम ऐसा फितना है पहले आप स्नेक वाला गेम खेलेंगी, फिर गाड़ी वाला गेम खेलेंगी, उसके बाद कमांडो वाला गेम खेलेंगी, उसके बाद आप इंटरनेट पर आ जाएंगी, फिर लड़कों से दोस्तियां होंगी, फिर पूरी दुनिया के साथ गेम खेलेंगी, उसके बाद जब गेम का जस्ट लग जाएगा ना, फिर कार्टून का लगेगा, फिर फिल्मों का लगेगा, फिर फिल्म एक्टर्स और फिल्म एक्ट्रेस का लगेगा। और ये इस तरह अलमुत्तकी मैयत के शुभ, एक गुनाह जब करता है, हदीस में आता है एक गुनाह दूसरे गुनाह का सबब बन जाता है। और ये शहवत का गुनाह ऐसा है, ऐसा नमकीन पानी है कि जैसे ही इस गुनाह में कोई मुलविस होता है वो नमकीन पानी से प्यास बुझती है की, और यार पानी और पिलाओ, समंदर के पानी से कभी प्यास नहीं मिटती। तो ये हसीनों का, लड़के लड़कियों का इश्क ऐसा है जालिम, और ये फेसबुक ऐसा चिपक जाता है, इसको छोड़ने के लिए कोई तैयार ही नहीं होता जब तक हिम्मत मर्दाना और अल्लाह का खौफ उसके दिल में ना हो, कबर का अजाब जब तक वो सोचेगा नहीं, ये फेसबुक और यूट्यूब और लड़के लड़कियां नहीं छूट सकती उससे। कबर में अजाब आएगा जो ऐसे काम हरकतें करेगा। और अल्लाह ताला ने जवानी इसलिए दी थी कि हम लड़के लड़कियों में फिदा करें और अपनी आंखों को बर्बाद करें। उनसे पूछे जिनकी जो नाबीना हो जाते हैं, अच्छी खासे आंखें होते होते एकदम सुबह उठे नजर नहीं आ रहा, नजर नहीं आ रहा, अब सारे इलाज करवा रहे हैं और उनको नजर नहीं आ रहा। तो इसलिए जब आंखें रोशनी दी है ना, इसको गंदी तस्वीरें नहीं देखनी चाहिए हम लोगों को। ये आंखें बहुत कीमती है, अल्लाह ताला मुझे भी बताए, मेरी औलाद को भी बचाए, मेरे घर वालों को भी बचाए, आप सबको बचाए, आपके घर वालों को, अहलिया भी, बच्चे, माँ बाप, बहन सबको इस फितने से बचाए। बच्चों को टैब दिला रखे, सादा मोबाइल दिलाइए बच्चों को, वरना अरे बोलते लगता है, बोलते हैं लगता है कि नफ्स पे भरोसा नहीं रहा। अरे हमें अपने नफ्स पे भरोसा नहीं है, हम बच्चों के नफ्स पे कैसे भरोसा कर लें? इंसान का अपना कुछ पता है, किसी वक्त भी बहक सकता है। इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम एक दुआ सिखाई, रब्बना ला तुज़िग़ क़ुलूबना, ए हमारे पालने वाले रब, हमारे दिल को टेढ़ा ना होने दीजिए। बाद इस हदीतना, बाद इसके कि आपने इसको हिदायत दे दी, इसका मतलब है हिदायत के बाद ये टेढ़ा भी हो सकता है। इसलिए अपने टेढ़ेपन को, दिल को टेढ़ेपन को बचाने के लिए हुक्म है कि सच्चों की सोहबत में रहें। सच्चों की सोहबत से दिल टेढ़ा नहीं होता, आपको सच बता रहा हूँ। इसलिए हुक्म है सच्चों के, कोनू मास सादिकीन, सच्चों के साथ रह पड़ो, यानी हमेशा रहो। अगर शेख का इंतकाल हो जाए, जैसे मेरे शेख का इंतकाल हो गया, आरिफ बिल्ला हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह सुभानअल्लाह, बहुत बड़े अल्लाह वाले थे, उनका इंतकाल हो गया, अल्लाह उनकी कब्र को नूर से भर दे। फौरन उनके तीन दिन बाद में उनके शेख, उनके खादिम खास हजरत सैयद इशा जमीन मीर साहब रहमतुल्लाह से बैत हो गया, जिन्होंने सारी किताबें उलमा, उनके उलमा का उनके ऊपर एतमाद, बड़े बड़े उलमा उनके हाथ पे बैत हुए, और उनका भी इंतकाल हो गया, उनके हाथ पे बैत हो गया, अब उनका भी इंतकाल हो गया। तो अब मैं तीसरा शेख मैंने किया है, हजरत अकदस शाह फिरोज अब्दुल्ला मेमन साहब दाउन कातुम आलिया, जिनके बारे में हजरत मौलाना हकीम अख्तर साहब रहमतुल्लाह ने फरमाया था कि अख्तर सानी है, यानी हजरत वाला की बिल्कुल कॉपी है हजरत मौलाना हकीम अख्तर साहब रहमतुल्लाह अलैह की। तो बताइए, और आपको एक बात और बताता हूँ कि मुफ्ती तकी उस्मानी साहब दाउन कातुम आलिया, मेरे शेख हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब दाउन कातुम आलिया के पास तशरीफ, वहां पे तशरीफ लाए और दोनों की मुलाकातें हुई, और माशाल्लाह बड़ी अच्छी मुलाकातें हुई, और फरमाया आपकी खानका, आपके जो जगह है रहने की जहां पे तस्किया नफ्स का काम हो रहा है, और ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम का शोबा है, यतलू अलैहिम आयाती व युज़क्कीहिम, हुजूर सल्लल्लाहु अलैहि वसल्लम सहाबा-ए-किराम का तस्किया करते थे। किस चीज का तस्किया? गलत अकीदों से, कि पीरों से सब कुछ होता है, पीरों से नहीं होता, अल्लाह ताला सब कुछ काम बनाते हैं। पीर जो सच्चा होता है वो सिर्फ दुआ कर देता है, वजीफे बता देता है, और कब्र वालों से कुछ नहीं होने वाला, जिसे तू मांगता है कब्र वाले से, अरे वो क्या है जो नहीं होता खुदा से। माशाल्लाह रोजे मुबारक की तस्वीर बस कर देती है, बहुत पुरानी है, बहुत अच्छी लग रही है, जिसको रोजे मुबारक की हाजिरी नसीब हुई, ये जो जाली मुबारक जो बना हुआ है मोटा सा, ये बिल्कुल यही हुजूर सल्लल्लाहु अलैहि वसल्लम का चेहरा मुबारक का रुख इस तरफ ही है। जब सलातो सलाम पढ़ते हैं, अस्सलातु वस्सलामु अलैका रसूलुल्लाह, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम जवाब भी देते हैं। अहले सुन्नत वल जमात का अकीदा है, 72 फिरके होंगे, 72 या 73, उसमें से एक सही होगा, सिर्फ एक, वो कौन सा होगा? साफ साफ बात है, इसमें कोई छुपी नहीं है, मा अना अलैही व असहाबी, जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तरीके पे होगा और सहाबा कराम के तरीके पे होगा। आवाज जारी है खवातीन में? तो ये अहले सुन्नत वल जमात यही है, अहले सुन्नत हुजूर सल्लल्लाहु अलैहि वसल्लम का तरीका, वल जमात सहाबा कराम का तरीका। इसमें चार इमाम है, इमाम हनीफा, इमाम शाफी, इमाम अहमद बिन हम्बल और इमाम मालिक रहमतुल्लाह अलैहिम अजमईन। सऊदी अरब में तीनों इमामों को फॉलो किया जाता है, पाकिस्तान में इमाम हनीफा रहमतुल्लाह को फॉलो किया जाता है। और जो इमाम हनीफा रहमतुल्लाह को नहीं मानता वो नालायक है, वो बिल्कुल ही नालायक तरीन इंसान है, क्योंकि वो बहुत बड़े इमाम और आलिम और बहुत बड़े फकीह और ताबईन थे, सहाबा कराम को देखने वाले थे, उन्होंने सहाबा कराम को देखा है, ताबईन थे वो। और जो है 40 साल तक इशा के वजू से फजर की नमाज पढ़ी। उन पे जो एतराज करता है जाहिल झपट, उसको कुछ खबर भी नहीं लगी, वो अपने खुद ही गुलाम है, अपने नफ्स का गुलाम है वो। पांचवा इमाम होता है नफसानी इमाम, वो है वो शख्स जो इमाम को नहीं मानता, इमाम हनीफा रहमतुल्लाह। ہے اتنے بڑے عالم تھے کہ بس عالموں کے خلاف زبان کھولنا اس کا تو بالکل بیڑا غرق ہو گیا ہے شخص کا اور جب امام حنیفہ رحمۃ اللہ کی زبان کھولتا ہے اس کی تو خیر ہی نہیں ہے ایسا عذاب اس ظالم کے اوپر آئے گا کہ یاد رکھے گا اس کی یہ شخص جو امام حنیفہ رحمۃ اللہ کے خلاف زبان کھولتا ہے اس کو توبہ کرنی چاہیے اور سچی توبہ کرے اور ان کے ذرا فضائل تو پڑھے امام حنیفہ رحمۃ اللہ علیہ کے پھر اس کو عقل آئے گی ٹھکانے آئے گی کہ میری زندگی تو دیکھو گناہوں کے اندر ڈوبی ہوئی ہے اور میں کہاں زندگی جوانی کیسی گزری میری اور ان کی جوانی کیسے گزری تھی میں عورتوں سے پردہ کرتے نہیں ہوں اور امام حنیفہ تو اپنے ستیلے بیٹے سے اور امرد لڑکوں اپنے پیچھے بٹھاتے تھے اپنے کبھی ان کو مڑ کے بھی نہیں دیکھا ایسا ان کا تقویٰ تھا ایسا آج کسی عالم کا تقویٰ ہے بتائیے آپ تو اتنے بڑے امام حنیفہ پہ جو اعتراض کرتا ہے الحمدللہ ہم ان کے غلام ہیں امام حنیفہ رحمۃ اللہ علیہ اور پاکستان کے اندر یہی ہمارے علماء دیوبند ایک مدرسہ تھا اس سے پہلے شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ تھے دیوبند ایک مدرسہ ہم کوئی دیوبندی نہیں ہے ہم حضور صلی اللہ علیہ وسلم کے غلام ہیں صحابہ کرام کے غلام ہیں دیوبندی تو ایسے لوگ کہہ دیتے ہیں مگر دیوبند ایک مدرسہ تھا یعنی ہندوستان کے گاؤں کا نام ہے دیوبند کیونکہ وہاں مدرسہ قائم ہوا تو اس کو دیوبند کا مدرسہ دیوبند نام دے دیا گیا ورنہ وہاں سے کیسے بڑے بڑے علماء پیدا ہوئے مولانا قاسم نانوتوی رحمۃ اللہ جو امام ہونے کا دعویٰ کر سکتے تھے مگر یہ بیعت کس سے ہوئے حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ سے اور مولانا خلیل احمد سہارنپوری کی زبردست کتاب ہے یہ حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ سے بیعت تھے اور یہ مولانا خلیل احمد سہارنپوری رحمۃ اللہ کی عربی میں کتاب ہے سعودی عرب کے لوگ ان کو مانتے ہیں شیخ الحدیث مولانا زکریا صاحب رحمۃ اللہ کی عربی میں کتابیں ہیں شرح موطا امام مالک جلد نمبر شرح موطا امام مالک ان کی کتاب ہے سعودی عرب کے وہاں مدینہ شریف کے اس میں رکھی ہوئی ہے وہاں پر اتنے بڑے بڑے ہمارے علماء ان سب نے بیعت کی ہے باقاعدہ اور یہ شیخ الحدیث کی جو کتاب ہے نا یہ انہوں نے میرے شیخ کے بارے میں فرمایا کہ بہت بڑے اللہ والے ہیں مولانا حکیم اختر صاحب رحمۃ اللہ علیہ اور میں ان کا ادنا سا خادم ہوں اور اعتراض کرنے چلے ہیں ہوا تو لگی بھی نہیں ہے کچھ تقویٰ کا کچھ پتہ بھی نہیں ہے کہ تقویٰ ہوتا کیا ہے تقویٰ صرف وظائف پڑھنے کا نام نہیں ہے قرآن کی تفسیریں پڑھنے کا نام نہیں ہے تقویٰ نام ہے اللہ کے نافرمانی کو چھوڑ دینے کا نام تقویٰ ہے بد نظری تو ہم لوگ کر رہے ہیں اور چلے ہیں اعتراض کرنے اللہ کا کچھ پتہ بھی نہیں کہ اللہ تعالیٰ کیسے ملتا ہے قرآن شریف میں کیا آ رہا ہے الرحمن فصل بھی خبیرہ رحمان کی شان تو کسی باخبر سے پوچھو باخبر کون ہے حضرت والا باخبر تھے عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ عارف باللہ کا لقب کیا مطلب جو اللہ کو پہچان چکا ہو یہ حضرت والا نے اپنے ساتھ خود نہیں لگاتے اللہ والے کہ میرے نام کے ساتھ عارف باللہ لگاؤ ان کے شیخ حضرت مولانا شاہ ابرار الحق صاحب رحمۃ اللہ نے ان کے ساتھ بولا تھا کہ حضرت مولانا حکیم اختر صاحب مت بولا کرو ان کو بولا کرو عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ اور مولانا شاہ ابرار الحق صاحب رحمۃ اللہ کون تھے ہمیں پتہ ہے ہندوستان حضرت تھانوی رحمۃ اللہ آخری خلیفہ اور مولانا زکریا صاحب رحمۃ اللہ جن کا میں نے بتایا عربی زبان میں کتابیں ہیں نا تو مولانا جو فضائل اعمال لکھنے والے ہیں نا آپ تبلیغی جو حضرات ہیں فضائل اعمال لکھنے والے کون ہیں حضرت مولانا زکریا صاحب رحمۃ اللہ علیہ انہوں نے ایک بات فرمائی تھی کہ قیامت کی نے اللہ نے مجھ سے اگر پوچھا کہ اے مولانا شیخ الحدیث اے زکریا تو کیا لے کر آیا ہے تو میں کس کو پیش کروں گا میں ابرار الحق کو پیش کروں گا مولانا ابرار الحق صاحب رحمۃ اللہ علیہ جو میرے اس وقت دادا شیخ ہیں اب آپ لوگوں کو پتا چلا ہم کتنے بڑے اکابرین کے غلام ہیں علماء کے قدموں کی ہم لوگ اپنے آپ کو خاک سمجھتے ہیں علماء کے ہمیں خاک کے بھی ذرات کی بھی ہم لوگ نہیں ہیں علماء کی جو قدر نہیں کرتا اس کو اپنی خیر منانی چاہیے انبیاء کے وارث ہیں ذرا علماء کے فضائل تو پڑھ کے دیکھے تحفۃ العلماء کتاب تو پڑھ کے دیکھے پھر اس کو پتا چلے گا کہ میں ہماری زندگی گزر کر رہی ہے دفتروں میں گزر رہی ہے ہماری زندگی کالج اور یونیورسٹی میں گزری ہے اور علماء کی زندگی کیسے گزری ہیں تھانہ بھون کی خانقاہ چھوٹی سی خانقاہ تھی اور بڑے بڑے علماء بنوئی ٹاؤن کے علماء وہاں جاتے تھے مفتی شفیع صاحب رحمۃ اللہ تفسیر معارف القرآن لکھنے والے وہ حضرت تھانہ بھون جاتے تھے اپنی اصلاح کروانے اور مفتی تقی عثمانی صاحب مفتی رفیع عثمانی صاحب ان کے والد صاحب تھے مفتی شفیع صاحب رحمۃ اللہ علیہ اور یہ جاتے تھے مفتی رفیع عثمانی مفتی شفیع صاحب کے بیٹے مفتی شفیع صاحب کے دونوں حضرات بیٹے ہیں مفتی شفیع صاحب رحمۃ اللہ علیہ یہ بیعت ہے حضرت تھانوی رحمۃ اللہ علیہ سے یہ سب ہمارا سلسلہ سب ایک ہی سلسلہ ہے ماشاءاللہ ہمیں پتہ ہی نہیں ہے کہ ہم لوگ ہیں کون اور ماشاءاللہ ایسے یہ لوگ اتباع اور ایسے ان کے اندر اخلاص تھا ایسا اخلاص تھا کبھی کسی مالدار کے آگے پیر نہیں آگے ہاتھ نہیں جھکائے کبھی ہاتھ نہیں پھیلائے کہ ہمیں چندہ دے دو مدرسے کے لیے دارالعلوم کراچی کے لیے چندہ چاہیے ہمیں بنوئی ٹاؤن کے لیے چندہ چاہیے ہمیں جامعہ شریفیہ لاہور کے لیے چندہ چاہیے کبھی انہوں نے آگے ہاتھ نہیں پھیلائے تو دوسرے لوگ ہیں جنہوں نے اللہ والی جوتیاں ہی اٹھائیں چندہ مانگ سکتے ہیں جائز ہے مگر ہمارے بزرگوں نے استغنا رکھا ہے ہمیشہ اللہ سے لو لگائیے اے اللہ مجھے مدرسہ بنوانا ہے آپ بھی کوئی غیب سے انتظام فرما دیے روئے تہجد میں روئے وہ اللہ کے آگے پھر اللہ تعالیٰ نے مخلوق کے دل میں ڈالا اور پھر عظمت دین عزت نفس کے ساتھ لوگ یہ بولتے ہیں حضرت آپ ہمارا پیسہ قبول فرما لیے تو آپ کا احسان عظیم ہوگا ورنہ مالدار اپنا پیسہ کہاں خرچہ کریں گے بتائیے یہی تو جگہیں اتنی پیاری جگہیں مدرسے میں لوگ عالم بنتے ہیں حافظ بنتے ہیں माशाल्लाह। और अल्हम्दुलिल्लाह हमारे साथ ये चिमगादड़ का अंधेरा हमारे पास नहीं, ये आलिम बैठा हुआ है, ये आलिम है, ये आलिम है, और ये हाफिज है माशाल्लाह, और ये मौला वो मौला जाहिद ये आलिम है, ये उस फकीर से बैठे हैं, ये लोग ये वो मौला रफीक बैठे हैं, हाफिज और आलिम है, मुझसे बैठे हैं, क्योंकि मैं तो गैर आलिम हूँ। ये बैत क्यों हुए हैं? सिर्फ इसलिए बैत हुए कि मेरे साथ हजरत वाला की निस्बत लगी हुई है, और इसलिए बैत हुए कि हमने जो किताबों में पढ़ा है जिनाल आईना नजर, जिनाए आंखों का नजरबाजी, तो आप हमें बता दीजिए कि आप अकेले अकेले खुद पीते रहेंगे क्या? हमें भी बता दीजिए कि ये दर्द भरा दिल कैसे मिलता है, सब्र और शुक्र कैसे होता है, कनात और जोहद कैसे मिलता है, मैं लड़कियों से कैसे नजर बचा लूं, ये आलिम होने के बाद ये सीखा जाता है, ये जरूरी है। और जो लोग यूनिवर्सिटी के लड़के हैं वो भी सीख सकते हैं, हमारे साथ यूनिवर्सिटी के लड़के भी हैं, वो उन्होंने तौबा कर ली, ये माशाल्लाह खड़े हो जाए इंजीनियर हैं, और इंजीनियर होके अच्छी तनख्वाह भी पाते हैं, और माशाल्लाह दाढ़ी भी है, टोपी भी है, और शादीशुदा है, बच्चा भी है, और बीवी भी है, दोनों बैत हैं इस फकीर से। बैत होने का मतलब नहीं, हम इनकी अहलिया को कोई हाथ पे हाथ रख के बैत नहीं करते, इन्होंने कहा मेरी अहलिया बैत होना चाहती है, हमने कहा बस बैत कर लिए, बैत उस्मानी कहलाता है, और अपने शौहर इनके दस्तखत के साथ मुझे इस्लाही खत लिखती है, मैं उनका जवाब दे देता हूँ। इस तरह इन दोनों में कई ठक ठक ठक ठक पक पक होती है, तो दोनों एक दूसरे को बता देते हैं, और माशाल्लाह दोबारा मोहब्बत हो जाती है। मियां बीवी में हो सकती है ना भाई, तू तू मैं हो जाती है कि नहीं हो जाती? तो खत लिख देती है, शौहर मुझे बहुत सता रहा है भाई, नाक में दम कर रखा है, तो तुमने उनकी दुम में हसीनों की दुम में नाक क्यों लगाई? देखें, और तस्किया नफ्स फर्ज है, अपनी इस्लाह करवाना फर्ज ऐन है, भले अगर आपको पीर बनाते हुए शर्म आती है मुशीर बनाने, मैं आपको सच बता रहा हूँ, जब कोई मुसीबत आएगी ना ये अल्लाह वाले याद आएंगे, फिर खुद ही आप बोलेंगे जाके जरा दुआ करवाओ उनसे जाके, उस्कुरुल्लाह फिर रखा यज़कुरकुम फिर शिद्दा, तुम सुख में अल्लाह को याद रखो, दुख में अल्लाह तुम्हें याद रखेगा। सुख में तो मस्तियां सोचती हैं, आप देखिए इनकी हड्डी टूटी हुई है, अल्लाह इनको सेहत अता फरमाए, कोई मोटरसाइकिल से टूट गई होगी किसी वजह से, अल्लाह आपको सेहत दे अपनी रहमत से। ये देखिए अब इस वक्त आपको अपने हाथ का एहसास हो रहा होगा, हाथ कितनी बड़ी नेमत थी ना, और उल्टे हाथ की है शुक्र है, उल्टे हाथ की है ना, सीधे हाथ की टूटती तो क्या होता, शुक्र आप करें कि अल्लाह का शुक्र है, दिमाग सलामत है, आंखें सलामत है, कान सलामत है, तो अल्लाह ताला में कितनी सारी सेहत सबसे बड़ी दौलत है। अब जब इनका हाथ टूटा तो इनका एहसास हो रहा होगा हाथ कितनी बड़ी नेमत थी, तो जब आंखें हैं तो हम इसका एहसास करनी चाहिए, आंखों को लड़कियों को मत देखें। अब ये मत सोचें कि मैं कल यूनिवर्सिटी जाना है, मुझे कल मुझे स्कूल जाना है, कॉलेज जाना है, तो वहां लड़कियां होंगी तो क्या होगा, आप आज इरादा कर लें बस मैं नजर झुका लूंगा, जब आ गए वो सामने नाबीना बन गए, जब हट गए वो सामने से बीना बन गए। नाबीना किसी लड़की का नाम नहीं है, मगर हजरत वाला हंसा देते हैं क्योंकि ये टॉपिक ऐसा है कि मेरा दिमाग जो है ना इसमें तेल लगवाना पड़ता है, क्योंकि लोग एतराज भी करते हैं, जाहिर सी बात है बयान करना कोई आसान है क्या, नानी मरती है, ये बयान करना कोई आसान ही है, जब तक सोहबत अहलुल्लाह ना हो, इतने बस क्या बताऊं, मैसेज वगैरह एतराज वगैरह के आते हैं भाई, ठीक है आए तो आए। अब सुनिए हजरत वाला क्या फरमा रहे हैं। दिल लगा बस खुदा से ए जालिम, दिल लगा बस खुदा से ए जालिम, खौफ कर मौत नागहानी का, यानी खौफ कर अचानक मौत के आ जाने से, मौत कभी भी आ सकती है। नौजवानों ये मत समझो कि हम बूढ़े होकर दाढ़ी रख लेंगे, अभी रखो हिम्मत करके, दाढ़ी तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सहरे पे सजती थी, अभी आपके निकल गई ना, शेव क्यों करवा रहे हो? शेव क्यों करवाते हो भाई? क्यों इसलिए करवाते हो कि तुम्हें लड़की तुम्हें देख के अच्छा लगे, तुम्हें लड़की के सामने सिलेक्टेड हो जाओगे और अल्लाह के सामने अनसेलेक्टेड, क्रॉस हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने क्रॉस, सहाबा किराम के सामने क्रॉस, और औली अल्लाह के सामने क्रॉस, और लड़की के सामने राइट, तो बताओ कौन पास हुआ? फेल हो गए ना तुम के नहीं हो गए? सिर्फ एक ही नंबर आया, लड़की ने पास कर दिया, अल्लाह ताला ने तुम्हें फेल कर दिया, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फेल कर दिया, सहाबा इकराम ने फेल कर दिया, क्यों? क्योंकि तुमने दाढ़ी को शेव करवाया। और क्यों शेव करवाया? लड़की की वजह से। हाँ क्यों शेव करवाया? हसीन लड़के की वजह से तुमने शेव करवाया। क्यों शेव करवाया? क्योंकि मेरे अम्मी अब्बू ने कहा था, अम्मी अब्बू को क्योंकि पता नहीं है दाढ़ी वाजिब है, अम्मी अब्बू की बात नहीं मानी जाएगी, बदतमीजी नहीं की जाएगी, अम्मी अब्बू को पैर पकड़ लें, मेरे अम्मी अब्बू मैं आपका पेशाब पखाना उठा लूंगा, मैं दाढ़ी पे शेव नहीं करवा सकता, क्योंकि हदीस शरीफ में आता है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत माँ बाप से ज्यादा होनी चाहिए। माँ बाप हमें ईमान कैसे मिला? हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जरिए, सहाबा कराम के जरिए ईमान मिला ना, है ना? तो फिर वालदैन को ईमान कैसे मिला? हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सदके तो ईमान उनको मिला, तो अगर वो वालदैन हुजूर सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ दाढ़ी शेव करने को कहेंगे तो क्या उनकी बात मानी जाएगी? उनकी बात नहीं मानी जाएगी, मगर उनसे बदतमीजी नहीं की जाएगी। क्या हाल है आप लोगों के, सब खैरियत से? आप खैरियत से बेहोश तो नहीं हो रहे? एक साहब ने मुझे कहा था, वो इसी तरह का कोई बयान एक दफा मस्जिद में हो गया था तो कहे थे मुझे दो पैनाडोल खानी पड़ी थी आपके बयान के बाद, दो पैनाडोल खानी पड़ी, बुखार हो गया था बेचारे को, कभी ऐसा सुना ही नहीं उसने। ये तो बिल्कुल ही, आज तो दाढ़ी रखवा के छोड़ेंगे सारी लड़कियों को, बिल्कुल पर्दा करा के छोड़ेंगे आज तो ये। तो अच्छा है भाई, सब पर्दा कर ले। हजरत हमारे शेख एक शहर में गए थे, चमन में, पता नहीं कहां, वहां माशाल्लाह सारी औरतें पर्दे में थी, सारी एक बस्ती ऐसी थी सब औरतें पर्दे में थी माशाल्लाह। वहां के आलिम ने मेहनत की, तो उलमा को चाहिए कि मेहनत करें, जो हजरत वाला के खादिमीन है, जो उलमा है, मेहनत करें, दर्द दिल से बयान करें, अल्लाह से रोएं, खुद भी अमल करें, शेख से इस्लाह करवाएं, इंशाल्लाह पूरी हैदराबाद में आग लग जाएगी। ऐसा बस दर्द भरा दिल वाला होना चाहिए। माशाल्लाह इतने इंकलाबात आ रहे हैं, देखें कितने सारे लोग माशाल्लाह, एकदम मुझे खुद हैरानगी हो रही है, एक एक करके मेरे मजलिस से पहले कोई नहीं आता। हजरत वाला ने जब खिलाफत दी तो जुमेरात को मैं मजलिस करता था प्लॉट के ऊपर, अल्लाह अल्लाह का जिक्र करता था, एक गार्ड आ जाता था बस कभी आप आ गए, कभी वो उजैर कोई आ जाता था वगैरह, एक दो लड़के आ जाते थे। अब माशाल्लाह अल्हम्दुलिल्लाह इतने सारे लोगों ने दाढ़ियां रखी, इतनी औरतों ने पर्दा कर लिया अल्हम्दुलिल्लाह, और सबकी अक्सरों की शादियां सुन्नत के मुताबिक हुई। निकाह मैंने पढ़ा दिया और अगले दिन वलीमा हो गया, मुझे वलीमा भी नहीं खिलाया मगर मुझे कोई एतराज भी नहीं है। एक सहाबी थे, हंसाने के लिए बोल रहा हूँ, मुझे कोई जरूरत नहीं, एक सहाबी थे वो आए और उनके यहाँ पे ना गालिब अब्दुलरहमान इब्ने औफ रजी अन्हु, उनके यहाँ पे पीला सफेद जोड़ा पहना था, उनके पीला निशान पड़ा हुआ था। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुमने वलीमा कर लिया क्या? तो क्या तुम्हारी शादी हो गई? तो यानी ये नहीं फरमाया कि मुझे क्यों नहीं बुलाया शादी के अंदर। आज तो खानदान वाले बोलते हैं आज हमने नहीं बुलाया, बायकॉट बायकॉट बायकॉट, हम तुम्हें अपनी बेटी की शादी में नहीं बुलाएंगे, नहीं बुलाओ हमने बायकॉट आपका थोड़ी किया है। मैं सच बता रहा हूँ, इसमें कोई ब्रेन वॉश, अल्हम्दुलिल्लाह हमें खानदान वालों से नफरत नहीं, आप मुझे पूरे खानदान से फोन करके पूछ लें, कोई शुरू में बोलेंगे हाँ इसने बड़ी गड़बड़े की थी, गड़बड़े उन्होंने, उनको लग रही है गड़बड़े, शुरू मैंने किसी की शादी में शिरकत नहीं की। जब हजरत वाले ताल्लुक हो गया, इतने करीबी रिश्तेदारों की शादियां हुई, दूसरे तो हमारे घर वाले गए मगर मैं नहीं गया शादी में, और ये कमाल अब शादियों में नहीं आता, ये क्या अजीब मौलवी हो गया, पता नहीं किसके पास जाने लगा, वो मौलवी तो आता है, ये कमाल अजीब मौलवी है, पता नहीं आपको मुफ्ती आजम अपने आपको समझने लगा है। मैं मुफ्ती आजम हूँ क्या? मुफ्ती आजम थोड़ी, मुफ्ती आजम तो मुफ्ती रफी उस्मानी साहब दारुलकातुम आलिया है, उनसे मेरी मुलाकात भी हुई है, उनके साथ मैंने उमरा भी किया है अलहमदुल्ला जद्दा के अंदर, उनकी अहलिया बहुत बूढ़ी है, उनको मैंने व्हील चेयर पे अलहमदुल्ला व्हील चेयर पे एक चक्कर भी उमरे का सही का लगवाया मैंने, और हजरत वाला की यानी हजरत मौलाना मजहर साहब दारुलकातुम आलिया की अहलिया मोहतरमा बहुत बूढ़ी है, उनको भी मैंने तवाफ का एक चक्कर व्हील चेयर पे करवाया, वो पर्दे में थी पूरी, बहुत बूढ़ी है वो, बुजुर्ग खातून है बहुत बूढ़ी, वरना औरतों को उम्रा नहीं करवा सकता, वो बहुत बूढ़ी खातून है, बुजुर्ग खातून है, उनसे किसी के जरिए मैंने उनसे दुआएं भी करवाई, अल्हम्दुलिल्लाह बड़ों की दुआएं नहीं, अल्लाह का शुक्र है, अल्हम्दुलिल्लाह अल्लाह ताला का शुक्र है। अब ये बस शेर सुनने फिर खत्म करते हैं। अपने खालिक पर फिदा हो और गैरुल्ला को छोड़, दामने मुर्शिद पकड़ और नफ्स के रिश्ते को तोड़। मुर्शिद मतलब ये कुरान से शरीफ, कुरान शरीफ से साबित है, मुर्शिद कौन होता है? जो रुश्द की बातें बताए, जो हिदायत की बातें बताए। याद रखिएगा, जो पीर औरतों से पर्दा नहीं करता मुर्शिद है ही नहीं वो, जो पीर जो है सुन्नत पे नहीं चलता वो पीर ही नहीं है, वो पैर है, जो सिर्फ नमाज जो है हरम शरीफ मदीना शरीफ में पढ़ता है उससे बोलो वहां की खजूर भी खा ले, मुरीदों की क्यों वो टांगे तोड़ता है मतलब मुर्गियों की। और गलत पीर क्या बोलते हैं, ए मुरीद ए एजाज तू अगर बगल में मुर्गी ना लाया बराबर के तू आया नहीं आया, और तू भी मुर्गी नहीं लाया ना तुम्हारी तो बैत ही खत्म हो जाएगी, और तुम तो जो है मछली की सब्जी लेकर आना तुम, और तुम तो इतने दिनों से आ नहीं रहे हो, जालिम क्या हो गया तुम्हें तो दो बकरे ज़िबा करने पड़ेंगे काले वाले, और तुम तो जो बकरे थे तुम्हें तो कहता हूँ तुम दो काली मुर्गियां ज़िबा करके ले आना मगर लाना जरूर ये गलत पीरों का हाल होता है, अगर तुम नहीं लाए ना तुम्हारा सारा कारोबार ठप ठप ठप बिल्कुल खत्म हो जाएगा तुम्हारा कारोबार। अब मुरीद डर गया, ओह मेरा कारोबार खत्म हो जाएगा फेल हो जाऊंगा, ऐसा कुछ नहीं होता, ये बद्दुआएं वद्दुआएं लगती नहीं है गलत पीरों की, इनके ऊपर तो खुद लानत बरस रही है जो हर वक्त लोगों की जेबों पर नजर रखते हैं, ऐसे लोगों के पास जाना भी नहीं चाहिए। और याद रखिए जो लोग गलत पीरों से बैठे हैं, 10 नंबर में गलत पीर बहुत ज्यादा हैं, और सिंध वगैरह के अंदर पीर बने बैठे हुए, दाढ़ी शेव है बिल्कुल, और पीर बने हैं सिगरेट के सुट्टे मार रहे हैं और पीर बने हुए, ये पीर है, ऐसे जूते मारने चाहिए इस कमबख्त नालायक को कि बस पीर बना बैठा है नालायक, लोगों को पागल कर रहा है, आधा दाढ़ी मुंडी हुई और पीर बना बैठा हुआ है। جوتے ہی پڑھنے چاہیے, جوتے کے قابل ہیں یہ لوگ, گمراہ کر رہے ہیں لوگوں کی عقلیں خراب کر رہے ہیں بیوقوف, اور لوگ بھی ان کے پیچھے آ رہے ہیں. اصل میں لوگوں کو یہی لوگ چاہیے جو ان کو ٹھنڈا ٹھنڈا رکھیں, بس تم یہ وظیفہ پڑھ لینا. اب پتہ ہے کیا, تمہاری اب شادی نہیں ہوگی. کیوں؟ کیونکہ تم نے میرے لیے اس دن مرغی لے کر نہیں آئے تھے نا. بس ہر وقت یہی بات, بچے بھی ہنس رہے ہیں, یعنی ایسی باتیں ہیں کہ ہنسی آتی ہے. تو دیکھیے بیوقوفوں والی باتیں, جب بچوں کو ہنسی آ رہی ہے تو وہ اس کے مریدین بھی ہنستے ہی ہوں گے پھر وہ. اب آگے فرما رہے ہیں, خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن, خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن, عارضی دلبر کی خاطر راہ پیغمبر نہ چھوڑ, عارضی دلبر کی خاطر راہ پیغمبر نہ چھوڑ. یعنی اس لڑکی کی خاطر حضور صلی اللہ علیہ وسلم کو تو نہ چھوڑ, اے ظالم نے نالائق نوجوان, مگر نالائق ہے تو لائق بن جائے گا, توبہ کر لے لائق ہو جائے گا. بس ایسے ویسے کیسے, ہم سب لوگ کوئی پاک باز تھے؟ حضرت بارہ سے بحث ہونے کے بعد ہم بدلے نا سب, بتاؤ بھائی ہیں منع کہ ایک شیخ الحدیث نے بتایا, شیخ الحدیث نے بنوئی ٹاؤن کے, کہ حضرت ہم نے حدیث شریف پڑھی تھی, زنا لائنی ہے نظر, آنکھوں کا زنا ہے نظر بازی, مگر آپ سے ملنے سے پہلے ہم کیا کرتے تھے حسینوں سے باتیں, اب آپ سے ملنے کے بعد ہم بچتے ہیں حسینوں سے. آپ سے یہ خود ہی بتایا کہ حضرت ہم آپ سے, ہم نے بخاری شریف میں حدیث شریف باقاعدہ پڑھائی بنوئی ٹاؤن میں, میں جب آپ سے ملاقات ہوئی ہمیں پتا چلا کہ کتنا گناہ ہے کبیرہ بد نظری, پھر ہم نے سالی سے پردہ شروع کیا, بھابھی سے پردہ شروع کیا. تو بتائیے انقلاب نہیں ہے؟ اصل دین تو یہی ہے جو گھر کے اندر آگ لگتی ہے نا, وہ اصل دین ہوتا ہے. اور یہ تبلیغ, ایک تو تبلیغ ہوتی ہے بیان کرنا, ایک ہوتی ہے خاموش تبلیغ. یعنی انسان بھابھی سے پردہ کر رہا ہے, گھر کے اندر خاموش تبلیغ ہے, بھابھی بھی حیران ہوتی ہے کیسا مولوی ہے مجھے دیکھتا نہیں ہے. بات پردے سے بھاری آواز کر کے بات مجبوری میں کر سکتے ہیں, مگر اس سے دیکھنا اس کو اور ہر وقت اس کے پیچھے لگے رہنا, ہر وقت اس سے باتیں کرنا بھابھی سے جائز نہیں ہے, یہ اللہ کی نافرمانی ہے. پردے کے پیچھے سے کچن میں ہیں, بھابھی آپ اس طرح کچھ بات کرنی ہے کہ وہ لائٹ بند کر دیجئے, موٹا چل رہی ہے بند کر دیجئے, ہم جا نہیں سکتے کہ وہاں پردہ ہے, موٹا بند کر دیجئے, تو زور سے آواز میں کہہ دیا اس طرح, آواز بھاری کر کے بس, اور پھر اپنے کمرے میں چلے گئے. مگر ہر وقت ان سے باتیں کرنا وہ پھر نفس کی چال ہو جاتی ہے. آپ حضرات سمجھ رہے ہیں, دین میں آسانیاں بھی ہیں. ایسے خواتین ہیں, اب ان کا دیور سے پڑتا ہے, اب وہ کمرے میں لاک ہو کے تھوڑی بیٹھیں گی, وہ اپنا بڑی چادر لے لیں ریشم گلی سے مل جاتی ہے, 8 نمبر بازار سے. سنا یہی ہے, یہاں حیدرآباد کی چادریں بڑی مشہور ہوتی ہیں, عورتوں کی بڑی والی چادریں. تو چادر آپ نے لے لی اور گھونگھٹ نکال کے اپنے دیور سے پردہ کر کے گھر کے کام کاج کرتی رہیں, اور جب دیور چلے آئے گھونگھٹ نکال لیں یا پھر نقاب لگا لیں, اور نقاب لگا کے گھر کے کام کاج کرتی رہیں, دیور کو آپ مت دیکھیں, دیور آپ سے پردہ اب وہ نہیں کرتا, تو آپ اس سے اپنے گھر کے کام کاج کرتی رہیں, کام کاج کی اپنے کمرے میں چلی گئیں, اس سے فری مت ہوں, اس سے تنہائی مت ہوں. اس طرح انسان عورت بچنا چاہے تو بچ سکتی ہے, اتنی عورتیں بچ رہی ہیں ماشاء اللہ, کسی کو بڑے بڑے گھر تھوڑی ہیں, چھوٹے چھوٹے گھر ہوتے ہیں, ماں باپ ہوتے ہیں, اس کے بچے ہوتے ہیں, اب بچے بڑے ہو گئے, بڑا بھائی ہو گیا, اس کی شادی ہوئی تو بھابھی آئے گی کہ نہیں آئے گی؟ باقی 3 بچے تو بےچارے ان کی شادی نہیں ہوئی, تو بھابھی اس کو پردہ کرنا مشکل ہوتا ہے, وہ ماشاء اللہ اگر مشورہ کرے پردہ کر سکتی ہے. ہمت کی بس دیر ہے, اور ماں باپ کو ایسے شخص کو چلنے دینا چاہیے دین کے اوپر, اس پہ سختی مت کرے. یہ مبارک بات ایک بات یاد دلاؤں, السلام علیکم, ایک بات خاص بتا رہا ہوں کہ جس کی بچی اگر پردہ کرتی ہے نا, اور جس کی بیوی پردہ کرتی ہے, بڑی مبارک ہے وہ آپ کو انشاءاللہ جنت پہ لے کے جائے گی. آپ اسے سختی مت کریں, اے پیارے, اے میرے محبوب, اے پیارے دوست, اے شوہر صاحب, آپ جو ہیں آپ کی بیوی اگر پردہ کرتی ہے تو آپ اس پہ سختی مت کریں, شرعی پردہ کری آپ کے لیے نجات کا ذریعہ بنے گی. آپ کی بہن اگر پردہ کرتی ہے اور آپ کی اہلیہ اگر پردہ کرتی ہے تو اس پہ سختی مت کریں, اس کو اجازت دیں, ہاں بھائی ٹھیک ہے میں تم کو اجازت دے دی شرعی پردہ کرنے کی, تم خوب آرام سے پردہ کرو, میں تمہیں کچھ نہیں کہوں گا, کیونکہ قرآن و حدیث کی بات ہے. اور اگر شوہر پٹائی کرتا ہے, غصہ کرتا ہے, اور جو ہے تو آپ اس کے غصے کو پٹائی کو سب سہ لیں, کیونکہ صحابیات نے بہت سی جانیں بھی پیش کر دی ہیں. انشاءاللہ چند دن آپ پھر کیا کریں گی, شوہر سے اللہ سے تہجد میں اٹھ کے جھولی پھلا کے دعا مانگیں, اور شوہر کی خوب خدمت کریں, رات کو شوہر کی ٹانگیں دبائیں, اور اس کو اچھے اچھے کھانے پکا کے کھلائیں, اور اس کے سامنے تیار ہوں, اور اس کے سامنے خوشبو لگائیں, انشاءاللہ پھر اللہ سے سب سے بڑھ کے اللہ سے رو رو کے مانگیں, انشاءاللہ آپ کا شوہر آپ کی مٹھی میں آ جائے گا. ایسا وظیفہ بتا دیجیے کہ ساس میری مٹھی میں آ جائے, ایسا وظیفہ بتا دیجیے شوہر میری مٹھی میں آ جائے. آپ کی مٹھی ہے کیا ہے وہ گھر ہے کیوں نہیں مٹھی میں کوئی نہیں آنے والا اللہ تعالیٰ کو اپنے ساتھ لے لو سب مخلوق آپ کے پیچھے ہو جائے گی انشاءاللہ تعالیٰ من کان اللہ جو اللہ کا ہو جاتا ہے اللہ اس کا ہو جاتا ہے اور حضرت والا ایک بزرگ فرماتے ہیں جب میں اللہ کی کوئی نافرمانی کرتا ہوں تو میرا گدھا بھی میرا نافرمان ہو جاتا ہے میرا گھوڑا بھی میرا نافرمان ہو جاتا ہے میرے بچے بھی میرے نافرمان ہو جاتے ہیں یہ اعمال بد کی ہے پاداش ورنہ کہیں شیر بھی جوتے جاتے ہیں حل کے اندر اب سنیے گا آپ نے اجازت دی تھی نا ہم جب تک بیان کریں مگر آپ کی اجازت کی ہمیں ضرورت بھی نہیں ہے انہوں نے خود ہی کہا تھا آپ دین کی بات ہے جب تک چاہیں کریں وہ ہمارے کوئی بات ہوئی تھی سنیے گا جانے کب آ جائے رب سے تجھ کو پیغام اجل اجل کہتے ہیں موت کو جانے کب آ جائے رب سے تجھ کو پیغام اجل راہ گم کر دا نفس کو اس کی گمراہی سے موڑ راہ گم کر دا نفس کو اس کی گمراہی سے موڑ میں نے مانا ہے بہارے عارضی تجھ کو لذیذ دائمی راحت کی خاطر عارضی راحت کو چھوڑ یعنی ہمیشہ کی جنت کے لیے یہ دنیا کی رنگینیوں کو چھوڑنا پڑے گا مگر واقعی میں یہ رنگینیاں صرف نظر آتی ہیں ہائپر مال کی جو رنگینی ہے نا جو بن گیا ہے ہائپر مال جو بن گیا ہے یہاں پہ اس کی جو رنگینیاں صرف ظاہری ہے کیا لگا ہے پلاسٹک لگا ہوا ہے اور کیا اسٹیل لگا ہے اور چھوٹی چھوٹی لائٹیں جلنی ہیں اس میں کچھ لکھا ہوا آ رہا ہے تو ہم سمجھ رہے ہیں بڑا اچھا ہے کوئی اچھا نہیں ہے اس کے اندر جو جاب کر رہے ہیں ان سے ذرا پوچھو کیا حال ہے ان کا صبح سے رات تک باغلوں کی طرح بیٹھے رہتے ہیں کوئی آتا ہی نہیں ہے چلو اے سی میں بیٹھے ہو مگر بیٹھے ہو کیا کر رہے ہو کوئی ایک لڑکی آ گئی تو آ گئی اس میں بھی ایمان تباہ ہو رہا ہے جب ایسی لڑکیاں ہی تو آئیں گی بے پردہ عورتیں ہی تو وہاں پہ آئیں گی ہمت مردانہ اے ظالم تو کر اب اختیار ہمت مردانہ اے ظالم تو کر اب اختیار راہ سربازی میں اپنی خوئے روباہی کو چھوڑ یعنی لومڑیانہ پن چھوڑ دو شیرانہ مزاج اختیار کرو کہ شیرانہ مزاج شیر ہرن کا خون پی جاتا ہے تم بھی اپنی حرام خواہشات کا خون پی جاؤ فیس بک جو ہے ڈیلیٹ کر دو اس کو یوٹیوب پہ ختم کر دو اس کو بچہ بھی ہنس رہا ہے بچے کو بھی پتا ہے فیس بک بھی کوئی چیز ہوتی ہے کیونکہ ظاہر سی ہر موبائل کے اوپر ایف بنا ہوتا ہے ابا جی ایف کیا ہوتا ہے اے بی سی ڈی ای کے بعد ایف آتا ہے میں ذرا دبا کے دیکھوں یہ کیا آ گیا امی یہ دیکھیں کیا آ رہے ہیں گندی تصویریں آ رہی ہیں تو بیٹے تم نے ایسا موبائل لیا کیوں تھا نالائی یہ ہنس رہا ہے بچہ اے بی سی ڈی ای کے بعد ایف آتا ہے کہ نہیں آتا یہ قاری صاحب آئے اتنی دور سے وہاں نظامانی گاؤں سے ہنس رہے ہیں ماشاء اللہ کتنے بچے ہیں نہیں ٹوٹل کتنے بچوں کو پڑھاتے ہیں آپ 120 بچوں کو وہاں پڑھا رہے ہیں نظامانی اتنا بڑا کام اللہ لے رہے ہیں قاری صاحب ہیں اور ہم ان کو حقیر سمجھ 120 بچوں کو ماشاء اللہ قرات سکھا رہے ہیں وہاں نظامانی چھوٹے سے گاؤں کے اندر بھی ایک گاؤں ہے وہاں 120 بچوں کو پڑھا رہے ہیں اور یہاں وہاں سے اتنی دور سے کیا کرنے آئے ہیں اللہ کی محبت کی بات سیکھنے آئے اتنی دور سے بےچارے اپنے خرچے پر آئے اور اللہ کی ان کو مزہ آتا ہے ان باتوں میں ایک صاحب ایک عالم بہت بڑے عالم تھے میں ان کو جانتا ہوں ماشاء اللہ ان کے ساتھ رہا بھی ہوں وہ حضرت والا کی مجلس میں آ کے بیٹھ جاتے تھے مگر وہ بولتے تھے حضرت جب بھی دیکھو حضرت والا کالی گوری کی باتیں کالی گوری حسینوں کی باتیں وہ میں نے ان کو تھوڑا سا وہ ایک ہوتا تھا پھر فرمایا لگے آتا رہا پھر میں نے کہا نہیں واقعی ہے بات تو ساری یہی ہے کیونکہ وہ پوری دنیا میں گھوم چکے ہیں بہت بڑے عالم ہیں اب ماشاءاللہ اب ان سے اللہ تعالیٰ زبردست کام لے رہے ہیں میں حضرت والا کی ان پہ خاص نظر ہو گئی اب ماشاءاللہ بہت زبردست اس طرح درد بھرے اشعار سنا رہے ہیں ایک بہت بڑے عالم ہیں ماشاءاللہ اور اشعار سنا رہے ہیں خوب لوگ ان سے رجوع ہو رہے ہیں دیوبند کے مدرسے میں جا کے ان کا بیان ہوا ہزاروں لوگوں نے ان کا بیان سنا ماشاءاللہ اب سہارنپور دیوبند کے قریب انہوں نے خانقاہ بنائی اور بہت سے لوگ ان سے رجوع کر رہے ہیں ماشاءاللہ پہلے اعتراض کرتے تھے اور اب ماشاءاللہ ان سے ہی لوگ وہی یہی باتیں وہ بتا رہے ہیں और उनके पास बहुत जबरदस्त इल्म है मगर वो सब बातें छोड़ के यही अशआर पढ़ पढ़ के लोगों को और नौजवान इतने लोग नौजवान उनके हाथों में बैत हो रहे हैं माशाल्लाह क्योंकि कैंसर ही फैला हुआ है इस वक्त इल्मी तकरीर का वक्त नहीं है इस वक्त ये वक्त है कि उम्मत को इस कैंसर से निकाले जब निकलेगा तो खुद ब खुद उसको मजा आएगा इल्म का ज़ौक पैदा होगा शौक पैदा होगा जो लड़कियों के साथ हर वक्त इस तरह शक्लों के चक्कर में पड़ा रहेगा चिपका रहेगा शक्ल के चक्कर में वो इनका इल्म वगैरह कुरान और हदीस सब निकल जाएगा उसके सीने से एक औरत को देखने से सारा इल्म हफ्ज़ वगैरह सब निकल जाता है हाफिज कितने हाफिज भूल गए इसी वीडियो गेम के चक्कर में इसी लड़की और लड़के के चक्कर में अपने बेटे को हाफिज बनाने की फिक्र है अल्लाह वाला बनाने की फिक्र है क्या मैंने मदरसे के बच्चे को हाफिज बनाने की भेज दिया मुबारक है मना नहीं कर रहा मदरसे बहुत मुबारक जगह है मगर घर के अंदर टेलीविजन निकाला जब बच्चा हाफिज करके घर के अंदर आ रहा है तो क्या मिल रहा है उसको उसको क्या मिल रहा है अब्बा टेलीविजन देख रहे हैं अम्मी टेलीविजन और भाई बहन सब उसमें मोबाइल में लगे हुए तो क्या बच्चा उस बच जाएगा क्या आके वो भी वही देखेगा फिर जो याद किया था वो तो बेचारे दीवार तक उस्ताद ने तो पूरी माशाल्लाह पूरी जान लगा दी हिफ्ज कराने माँ बाप ने गलती की है मेरा बेटा भी अल्हम्दुलिल्लाह हिफ्ज कर रहा है बहुत एहतियात के साथ हम लोग उसको कोशिश कर रहे हैं दुआ भी फरमाए मुझे भी मेरे बेटे को हम सबको हमारे घर वालों को अल्लाह अल्लाह वाला बनाए हाफिज बनाए से ज्यादा इस बात की फिक्र हो आलिम से भी ज्यादा कि हमारे मैं और हमारे घर वाले अल्लाह वाले बन जाएं दीन पे चलने वाले बन जाएं और उसके लिए क्या सिर्फ यही एक ही इलाज नजर आ रहा है इस जमाने में कि अल्लाह वाले नूह अलैहिस्सलाम की कश्तियां जैसे थी नूह अलैहिस्सलाम की कश्ती में जो बैठ गया वो बच गया था तो अहलुल्लाह की सोहबत में जो अपने बच्चों को लाता रहेगा अगर वो इधर उधर खिसक भी गया तो क्योंकि उसने अल्लाह वालों की बातें सुनी है तो एक दिन उसको तौबा की तौफीक हो जाएगी ये खास बात है वरना अगर अल्लाह वालों की सोहबत से दूर रखा तो फिर ये बस बहुत ही खतरनाक बात है ये क्योंकि सोहबत अहलुल्लाह फर्ज ऐन है फर्ज ऐन ये हजरत थानवी रहमतुल्लाह फरमाते थे अल्लाह वालों की सोहबत फर्ज है जैसे नमाज फर्ज है जैसे रोजा फर्ज है जैसे जकात फर्ज है वैसे अल्लाह वालों की सोहबत भी फर्ज है तो आपको फिक्र करनी चाहिए हम तीन दिन से आए हैं आप सिर्फ दो ही मजलिसों में आए और मैं अपनी जान खुला रहा हूं मैं भी बीवी बच्चों को छोड़कर आया हूं आपके भी बच्चे हैं मेरे भी बहुत प्यारे प्यारे छोटे छोटे बच्चे हैं उन सबको छोड़कर सबको छोड़कर अल्लाह के रस्ते में अल्लाह ताला निकलवाया तो हैदराबाद वालों को चाहिए खूब फैजियाब हो फैजियाब से क्या मुराद मतलब ये है कि खूब आना चाहिए नुसरत करनी चाहिए कारोबार से कब तक चिपटे रहेंगे आप कारोबार करें बस जैसे ही फारिग हो क्या 24 घंटे आपकी कारोबार खुला रहता है क्या ऐसा तो कोई कारोबार नहीं है 24 घंटे खुला रहे सुबह 9 to 6 ही होता है बस 9 से 6 चलो 8 बजे तक हो गया चलो 9 बजे तक दुकान खोली उसके बाद थोड़ा बीवी के साथ हंसे बोले थोड़ी देर के लिए शेख के पास आ गए हैदराबाद वाले बहुत नालायकी कर रहे हैं मैं सच बता रहा हूँ कराची वाले तो निजामानी गांव वाले तो आ जाते हैं और दूर दूर से अहबाब आ जाते हैं मगर हैदराबाद वाले हमारे जो दोस्त पुराने थे सब ने साथ छोड़ दिए अल्लाह उनको हिदायत दे दे बस अपनी रहमत से करीब वाले नहरे रहंदन महरूम रहंदन और दूर से आंदन भरविंदन भरविंदन दूर से आने वाले भर के लेके जा रहे हैं और करीब रहने वाले महरूम रह रहे हैं कि बस वो जब मदरसे फैजुल कुरान में बयान करने आएंगे ना क्योंकि हमारा घर पड़ोस में हम आके अपने बस राहत पसंद बन गए दीन राहत पसंदी से नहीं मिलता दीन कुर्बानियों से मिलता है ऐसे नहीं कि घर में बैठे शेख आया है तो आके बस 2-4 बयान सुन लिए और चले गए बल्कि कुर्बानी देनी पड़ी शेख के पास आने से फायदा होता है यानी कि शेख आपके घर में आया है तो आप आ रहे हैं ठीक है ये भी मुबारक है चंद आंसू निकल आएंगे मगर वो वाली बात नहीं आएगी दर्द दिल आ जाए और मेरी पूरी फैमिली में इंकलाब आ जाए आपकी फैमिली आपसे परेशान हो क्योंकि आप इसलिए नहीं करवाते आप तो गुस्से के मरीज हैं आप तो छुप छुप के गाने सुनते हैं आप तो FM चैनल सुनते हैं आप तो अपने जो काम करने वाले हैं उनके ऊपर जुल्म करते हैं आप तो फिर बताइए इसकी इसलाह कौन कराएगा इसलाह तो फर्ज थी बैत तो हो गए दाढ़ी तो आ गई ए औरत तूने पर्दा तो कर लिया मैं गीबत की इसलाह करवाई बताइए शोहर से बदतमीजी की इसलाह करवाई शोहर तो आपसे परेशान है तो आप तो जहन्नम में जलेंगी हदीस में आता है इसका शोहर नाखुश उसका अल्लाह भी उससे नाखुश है तो आप बताइए पर्दा तो आपने कर लिया मगर मायूस ना हो तौबा कर लेंगी इंशाल्लाह सब मैं अल्लाह ताला सब माफ कर देते हैं सिर्फ जोश दिलाने के लिए कह रहा हूँ कि अगर आपने सब कुछ पर्दा भी कर लिया नमाज भी पढ़ी है मगर अगर आपका शौहर खुश नहीं है तो हदीस में आता है पूरी रात फरिश्तों की जमात आपके ऊपर लानत भेजती है हदीस शरीफ में आ रहा है फरिश्तों की जमात लानत भेज रही है कि शौहर को आपने नाराज किया हुआ है शौहर की जायज ख्वाहिशात पूरी करनी चाहिए आप चूल्हे पे खाना पका रही है शौहर बुलाता है आ जाओ मेरे पास फौरन जाना चाहिए फौरन चावल सब चूल्हा बंद करके फौरन शौहर के पास जाएं इस पे कितनी औरतों का अमल है कोई इल्ला माशाल्लाह कोई औरत होगी इसका इस पर अमल होगा आप बताइए और आपने आपको आप समझती हैं बयान करने वाली हूँ मैं आलिमा हूँ मैं हाफिजा हूँ मैं कारिया हूँ मगर ये सब साइड पे रह जाएगा क्योंकि आपने शौहर को नाराज कर रखा है क्योंकि आपने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खुलेआम नाफरमानी कर रही हैं عورتوں کے لیے اتنا آسان ہے صرف پانچ ہی اعمال تو ہیں روزے رکھ لے رمضان شریف کے روزے رکھ لے نماز پڑھ لے شوہر کے حقوق کا خیال رکھے اپنی عزت کی حفاظت کرے جنت کے آٹھوں دروازوں میں سے جس دروازے سے جانا چاہے چلی جائے میرے شیخ فرماتے تھے اگر سارے عمل کرے گی اور شوہر کو خوش نہیں کرے گی تو اس کو یہ فضیلت نہیں ملے گی وآخر دعوانا ان الحمدللہ رب العالمین بہت زبردست والا بریک لگایا کیونکہ کچھ لوگوں کو کل جانا بھی ہے اور ہمیں بھی کل کراچی جانا ہے اور صبح 5 بجے نکلنے کا ارادہ ہے تو بتائیے اللہ تعالی ہمت دیتے ہیں الحمدللہ سمجھ گئے ماشاءاللہ قاری عطا اللہ صاحب کی ماشاءاللہ برکتیں ہیں ان کے اخلاص ہیں کہ اللہ تعالی نے آج عجیب بیان کروایا حضرت والا کا ایک شعر ہے کہ خود میری زباں اپنی زباں چوس رہی ہے اس درج حلاوت ہے میرے طرز بیان میں خود میری زباں یہ تو حضرت والا کا مقام تھا میں بتا رہا ہوں کہ مطلب عجیب عجیب باتیں اللہ تعالیٰ نے آج کہلوائی اور بہت درد دل سے کہلوائی الحمدللہ اس میں الحمدللہ کسی پہ طنز نہیں تھا کوئی اعتراض نہیں تھا یہ اللہ تعالیٰ نے دل میں باتیں ڈالی جو حضرت والا نے سنی ہوئی تھی یہ سب ایک جگہ جمع ہو گئی اللہ تعالیٰ نے کہلوا دی کوئی اصل میں ایک بات خاص بتاتا ہوں آپ حضرات کو کوئی یہ نہ سمجھے میرے اوپر بیان تھا کیونکہ الحمدللہ میں بیان حضرت والا نے دعا سکھائی تھی یہ دعا کر لو رب اشرح لی صدری یہ سنت کی دعا ہے قرآن شریف کی آیت ہے یعنی اس سے زبان کی گرہ کھل جائے گی پھر اس میں اعظم پڑھ لو اس میں اعظم حدیث شریف میں بہت سارے ہیں اس میں ایک یہ چھوٹا سا بتایا تھا تاکہ آسان یا حی یا قیوم بے رحمتی کا یا حی یا قیوم یہ بھی اسم اعظم ہے صرف یا حی یا قیوم یہ اسم اعظم ہے اور لا الہ الا انت سبحانک انی کنت من الظالمین یہ بھی اسم اعظم ہے اور یا اللہ یا رحمان یا رحیم بھی پڑھ سکتے ہیں یہ سب اور بھی بہت سارے ہیں اللہم انک انت اللہ لا الہ الا انت الاحد الصمد بہرحال تو میں نے یہ اسم اعظم پڑھ کے دعا کرتا ہوں حضرت والا نے سکھائی اے اللہ جو بات میرے لیے مفید ہو اور جو دوست آئیں جو خواتین آئیں ان کے لیے مفید ہو وہ کہلوا دیجئے تو آٹومیٹک جو دل میں باتیں لوگوں کی ہوتی ہیں وہ خود بخود جو ہے مقرر کے اور بیان کرنے والے کے دل میں اللہ تعالیٰ ڈال دیتے ہیں اور وہ باتیں بیان ہو جاتی ہیں وہ یہ نہ سمجھے کہ میرے لیے بیان ہو رہا تھا مگر یہی سمجھنا چاہیے مقرر کو یہ سمجھنا چاہیے میرے لیے بیان تھا اور جو سننے والے ان کو سمجھنا چاہیے سب میرے لیے بیان تھا اب دعا کر لیتے ہیں اللہ تعالیٰ سے اللہ آپ لوگوں کو جزائے خیر دے کہ آپ لوگوں نے اس فقیر کا جو ہے بیان سنا اچھا توبہ کر لیں سب معاف ہو جاتے ہیں اللہ تعالیٰ بہت پیارے ہیں مایوس ہونے کی ضرورت نہیں ہے سچے دل سے توبہ کر لیں توبہ کرنے والا ایسا ہے جیسے کوئی گناہ ہی نہ کیا اس نے التائب حبیب اللہ توبہ کرنے والا اللہ کا حبیب ہو جاتا ہے یہ مت سمجھے کہ میں بہت گنہگار ہوں اپنے گناہوں کو ذہن پہ سوار مت کریں سچے دل سے توبہ کر لی اللہ تعالیٰ ہمارے گناہ محدود ہیں اللہ کی رحمت بالکل غیر محدود ہے انفائنائٹ ہے ہمارے گناہ تھوڑے سے ہی تو ہیں تھوڑے سے تو زنا بدفیلیاں شراب ہاتھوں سے جوانیاں برباد کرنا کھل کے بتا رہا ہوں یہ تھوڑی سی تو فلمیں دیکھی ہیں اب توبہ کر لے کتنے ہزاروں فلمیں دیکھی ہوں گی ہزار تو اللہ کی غیر محدود کیا یہ کم بہت ہی کم ہے سچے دل سے توبہ کر لے سب گناہ اللہ بخش دیتے ہیں بالکل ایسے جیسے کوئی گناہ ہی نہ کیا ہو توبہ کر لے اللہ کا پیارا بن جائے گا صرف معاف نہیں کرتے اللہ اس کے گناہوں کو بلکہ اس کو اپنا پیارا ہی بنا لیتے ہیں ایک مٹھی داڑھی رکھنی چاہیے تھوڑی کے نیچے سے اور دائیں طرف سے اور بائیں طرف سے اور یہ داڑھی کا بچہ رکھنا چاروں اماموں کے نزدیک واجب ہے مونچھیں صاف کر لیں مرد ہزار ٹخنے کھول لیں عورتیں شرعی پردہ کر لیں اور شوہر کے حقوق کا خیال رکھیں چہرے کا پردہ کرنا فرض ہے اور چوتھا عمل فرماتے ہیں حضرت والا نظر کی حفاظت کر لیں اور دل کی حفاظت کر لیں اب دعا کر لیتے ہیں یا اللہ یا رحمان یا رحیم صلی اللہ علیہ نبی الامی یا اللہ مجھے میرے گھر والوں خاندہ والوں دوست سے باب رشتے داروں کو جو آئے ہیں جو نہیں آ سکے حاضرین غائبین غائبہ سب کو معاف فرما دے اللہ والا بنا دے ہمیں معاف فرما دے اے اللہ مجھے بھی معاف فرما دے اے پیارے اللہ آپ کے سوا کوئی سہارا نہیں ہے مجھے بھی اور ہم سب کو معاف فرما دیجیے اے اللہ ہم سب کو معاف فرما دے معاف فرما دے اے اللہ ہمارے پاس کوئی عمل نہیں ہے یہ جو بیان ہوا سب قبول فرما لے جو تکبر آ گیا جو عجب آ گیا جو حب جا آ گیا سب معاف فرما دے اے اللہ آپ تو دلوں کے حال جانتے ہیں اے اللہ آپ تو جانتے ہیں کہ دل میں کیا ہے اے اللہ ہمیں معاف فرما دی ہمیں اللہ والا بنا دے ہمیں اللہ والا بنا دے لڑکیوں سے بچا لے لڑکوں سے بچا لے فیس بک یوٹیوب سے بچا لے گندی تصویروں سے بچا لے گانوں سے بچا لے ٹی وی وی سی آر سے بچا لے عورتوں کو دیکھنے سے بچا لے ہماری ماں بہن بیٹی کو توفیق دے دیے کہ وہ ڈائجسٹ نہ پڑھیں ٹی وی نہ دیکھیں گندی فلمیں نہ دیکھیں اور شرعی پردہ کریں اور مس گیدرنگ اسکول میں نہ جائیں ان کو توفیق دے دیجیے اللہ تعالیٰ ہمت عطا فرما دیجیے خاندان والوں سے محبت کریں مگر ان کی غلط باتوں سے بے عمل نہ کریں یعنی اگر وہ ٹیلی ویژن دیکھ رہے ہوں اور تصویریں کھچ رہی ہوں موویاں بن رہی ہوں شادی ہال میں کھانا ہو رہا ہو اور سب لڑکے لڑکیاں مکس ہوں تو ہمیں توفیق دے ہم ایسی شادی میں نہ جائیں اے اللہ ہمیں ہمت دے دیجئے فضل فرما دیجئے ہم نے خاندان والوں کو خوش کر رکھا ہے مگر آپ کو ناراض کر رکھا ہے ہمیں توفیق دے کہ ہم آپ کو خوش کر دیں اور حضور صلی اللہ علیہ وسلم کے احکامات پر چلنے والے بن جائیں اپنی اتنی محبت دے دیں نفس سے زیادہ اہل و عیال سے زیادہ ٹھنڈے پانی سے زیادہ اپنی محبت دے دیں ہمیں ہنستا رکھیے کھلکھلاتا رکھیے مسکراتا رکھیے دونوں جہانوں کی خوشیاں عطا فرما جو امتحان جن دوستوں کے امتحانات ہو رہے ہیں ان کو کامیاب فرمائیے اے اللہ جس کی جائز حاجت پوری فرمائیے جن بیٹیوں کے رشتے نہیں آ رہے جوڑ کے رشتے عطا فرما دیجیے اللہ بڑی بڑی عمر کی ہوں گی ان کو توفیق ان کے ماں باپ کو توفیق دے کہ ان کے لیے نیک صالح رشتہ تلاش کریں اے اللہ ان کو نیک صالح جوڑ کا رشتہ عطا فرما دیجیے اور جو بے روزگار ہیں حلال روزگار عطا فرما جو بیمار ہیں کیسی کیسی بیماریاں چکن گونیا ہو رہا ہے اپنی کیا کیا بیماریاں پیدا ہو رہی ہیں اے اللہ مجھے بھی بچا میرے گھر والوں کو ہم سب کو ہمارے گھر والوں کو بچا اور جو بیمار ہیں ان کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما دیجیے اے اللہ فضل فرما دیجیے اے اللہ جو قرضوں میں ڈوبے ہیں قرضوں غیب سے انتظام فرما دیں میرے پیارے شیخ اول عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ کی اور حضرت میر صاحب رحمۃ اللہ کی قبر کو نور سے بھر دے اور موجودہ شیخ حضرت اقدس قطب زمانہ حضرت شاہ فیروز عبداللہ میمن صاحب دامر قادم عالیہ کو عافیت سے واپس لے آئیے عمرے کے سفر پر ہیں اے اللہ عافیت سے رکھیے اور عافیت سے واپس لے آئیے اور 4 تاریخ کو واپسی ہو رہی ہے اور ہمیں ان سے خوب فیض یاب ہونے کی توفیق عطا فرما اور جتنے دین کے کام ہو رہے ہیں تبلیغ وہ جہاں بھی جاتے ہیں ماشاءاللہ تبلیغی جماعت والوں سے ملاقاتیں ہوئیں اور کہاں کہاں سے جماعتیں آئی ہوئی تھیں اور سب سے ہم لوگ الحمدللہ بڑی محبت سے ملے اے اللہ تبلیغی جماعت والوں کی نصرت فرما جتنی جماعتیں نکلی ہیں پیدل جماعتیں چلے کی 4 مہینے کی سب کی فرشتوں کے ذریعے مدد فرما دیجیے اور یا اللہ جتنے تبلیغی مراکز کی حفاظت فرما مساجد کی حفاظت فرما مدرسوں کی حفاظت فرما جو سچے اللہ والوں کی خانقاہیں ان کی حفاظت فرما دیجیے جو مشائخ علماء کی حفاظت فرما دیجیے قاری صاحبان کی حفاظت فرما اس مدرسے میں خوب یا اللہ اپنا تجلیات جذب کی لہریں ڈال دیجیے ایک ایک اینٹ کو قبول فرما لیجیے اس مدرسے سے بڑے بڑے اللہ والے حافظ بعمل پیدا فرما جو بھی یہاں پہ آئے محروم نہ جائے ایک ایک اینٹ میں تجلیات جذب ڈال دے اس مدرسے اور تمام اہل حق کے مدرسوں کو انصار دعائیہ انصار مالیہ اور انصار جانی عطا فرما دیجئے اے اللہ خوب ترقیات سے نوازش فرمائیے اور یہاں جو مستورات آئی ہوئی ہیں ان سب کو بھی شرعی پردہ کی توفیق دے دیجئے ان کی جائز حاجت پوری فرما دیجئے شوہروں کو توفیق دے کے بیویوں کی خطاؤں کو معاف کریں بیویوں کو توفیق دے کے شوہروں کے خوب اخلاق سے پیش آئیں اور ان کی خوب حق ادا کریں اور ہمیں اپنے بچوں کی صحیح تربیت کی توفیق عطا فرما دیجئے جن کے گھروں میں ٹیلی ویژن چل رہا ہے ان کو توفیق دے کہ وہ ٹیلی ویژن توڑ کے نکال دیں اور جو ٹیلی ویژن سے بچنا چاہتے ہیں جب ٹی وی چل رہا ہو تو یا اللہ ان کو توفیق دے دیجئے کہ اس کمرے میں مت جائیں اس میں ٹی وی چل رہا ہو اے اللہ انٹرنیٹ کے فتنے دجال عورتوں اور لڑکوں کے فتنوں سے ہماری حفاظت فرما اور یا اللہ موبائل کے فتنے سے بھی حفاظت فرما دیجئے آپ راضی ہو جائیے اس بیان کو قبول فرما لیجئے اور ہمیں خاتمہ ایمان پہ فرما دیجئے اور جو غلطیاں ہوئی سب معاف فرما دیجئے وصلی اللہ علی نبی امی آمین یا رحم الراحمین بچوں کا ہاں یہ نظم 1 2 3 اللہ کا دین پڑھیے 1 2 3 اللہ کا دین 4 5 6 پیارا ہے مجھے 4 5 6 پیارا ہے مجھے 7 8 9 اللہ سے لو 7 8 9 اللہ سے لو 10 11 12 آخری سہارا 13 14 15 آگے ساری بندرا ابو ابو داڑھی رکھ لے پڑھو ابو ابو داڑھی رکھ لے ذائقہ سنت کا بھی چکھ لے اور دوسرا پڑھو امی امی پردہ کر لے پڑھیے امی امی پردہ کر لے نیکی سے اب دامن بھر لے نیکی سے اب دامن بھر لے ٹھیک ہے بچوں آپ کا بھی ہو گیا کوٹا چلو وہ ٹافیاں ہیں بچی ہیں کچھ ٹافیاں ہم لائیں جن کو مل گئی جن کو نہیں ملی وہ باہر سے مجھ سے پیسے لے کے خرید لیجئے گا مگر میں انشاءاللہ پیسے بھی دوں گا ویسے ہم لوگ ٹافیاں لائیں لے کر آئے گا ٹافی کہاں رکھی ہے گاڑی میں مل کے جائیے گا آپ ہی مت جائیں بھائی مل لیجئے ہاں یہ آؤ بچوں ادھر آؤ شاباش آئیے نا آپ کو ٹافی دیں گے کتابیں دے دیں معلوم